एउटा चाहिँ यो सार्वजनिक सेवाहरूको के भन्छ नागरिक मूल्याङ्कन, पिपुल्स इभ्यालुएसन अफ पब्लिक सर्भिसेस भन्ने एउटा, र अर्को चाहिँ सेवा प्रवाहमा सूचना सञ्चार प्रविधिको प्रयोग भन्ने थियो। आज चाहिँ मैले दोस्रो टपिक गर्छु, त्यो सकेपछि त्यसपछि नेक्स्ट डे चाहिँ भोलि सम्भवतः चाहिँ पहिलो गरेर यो कम्प्लिट हुन्छ। यो दुईवटा चाहिँ अलिकति तपाईँहरूलाई बुझेको तर खास यसले के खोजेको, लोकसेवाले यो यो विषयमा के जान्नुपर्ने हो भन्ने कुरा कन्फ्युजन भएको हुँदाखेरि चाहिँ मैले अलिकति अलिक डिटेलमै बुझाउन खोजेँ। अब सार्वजनिक सेवा प्रवाह गर्दाखेरि चाहिँ हामीले विभिन्न विधिहरूको प्रयोग गर्छौँ। परम्परागत रूपमा त अब फिजिकल फाइलिङ सिस्टम को प्रयोग गरिन्थ्यो, अहिले पनि त्यो अभ्यासमा छँदैछ, अनि त्यस्तै गरेर पछिल्लो समयमा त्यसको इम्प्रुभ्ड अथवा अलिकति नयाँ ट्रेन्डको रूपमा मोबाइल सर्भिसेसहरू जनताको नजिकै पुगेर समुदाय स्तरमा अस्थायी क्याम्पहरू राखेर सेवा दिने त्यो ट्रेन्डहरू पनि चलनमा आयो। त्यस्तै गरिकन स्थायी रूपमै अधिकारको विकेन्द्रीकरण गरेर स्थानीय स्तरमा कार्यालयहरू स्थापना, सेवा केन्द्रहरू स्थापना गरेर सेवा दिने कुराहरू पनि आयो प्रयोगमा, र वान स्टप सर्भिस अथवा वान विन्डो सर्भिस भनेर पनि इन्टिग्रेटेड सर्भिस डेलिभरी भनेर एकै ठाउँमा सबै खाले सेवा दिनुपर्छ भन्ने यी नयाँ नयाँ प्रवृत्तिहरू आए। अनि त्यस्तै अब सेवा प्रवाहमा सुधार त प्रक्रियागत सरलीकरण गर्ने कुरा, पारदर्शिताको प्रयोग गर्ने कुरा, सहभागितामा आधारित भएर सेवाको मापदण्ड उपयोग गर्ने कुरा, अनि त्यस्तै गरिकन सिटिजन्स इङ्गेजमेन्ट र सिटिजन्स चोइसलाई सुनिश्चित गर्नका लागि योभन्दा अघिल्लो मैले नेक्स्ट डे पढाउँछु भनेकोमा चाहिँ नागरिकको संलग्नता विभिन्न मोडबाट र नागरिकको नियन्त्रण, निगरानी, मूल्याङ्कन कायम गर्नलाई नागरिक बडापत्र, सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, सार्वजनिक परीक्षण जस्ता खालका र तेस्रो पक्ष मूल्याङ्कन जस्ता यी विधिहरू अलिकति अझै पछाडि विकास भएका चाहिँ डेमोक्रेटिक गभर्नेन्स सिस्टमको अभ्यास संसारभरि हुन थालेपछि सेवा प्रवाहमा त्यस्ता विधिहरूको प्रयोग भएका हुन्। तर पोस्ट 90s पनि अथवा यो 90s पनि उत्तरार्धतिर या खास गरिकन 2000 र 2000 पछि चाहिँ यो सूचना प्रविधि क्रान्ति भयो। सूचना प्रविधिको क्रान्ति भइसकेपछि मानव जीवनको कुनै पनि पक्ष सूचना प्रविधिभन्दा बाहिर रहेर सहज ढङ्गले सञ्चालित हुन सक्ने स्थिति रहेन, वा प्रतिस्पर्धात्मक दुनियाँमा कोही पनि व्यक्ति, कुनै पनि संस्था, कुनै पनि प्रणाली सूचना प्रविधिलाई आत्मसात नगरेर प्रतिस्पर्धामा अगाडि रहन सक्ने स्थिति रहेन, र व्यक्ति पनि आफूलाई पूर्ण जीवन यापन गर्नका लागि र प्रतिस्पर्धी जीवन यापन गर्नका लागि अनि विश्वमा भएका नवीनतम आविष्कारहरूको ले सिर्जना गरेको लग्जरी अफ लाइफ भन्छ त्यसको उपयोग गर्नका निमित्त यो सूचना प्रविधिको प्रयोग गर्न सक्षम हुनुपर्ने स्थिति रह्यो, र प्रोडक्टिभ सिटिजन हुन पनि उत्पादनमूलक नागरिक हुनका लागि पनि त्यो चाहिँ जान्नु र प्रयोग गर्नु जरुरी भयो, र सरकारले नागरिकलाई दिने सेवा प्रवाह सर्भिस डेलिभरीमा पनि यसको प्रयोग अनिवार्य रह्यो। सुरुमा आइटी मात्रै भनिन्थ्यो सूचना प्रविधि, अनि त्यसपछि पछि आएर त्यसमा सिटी थपियो है, कम्युनिकेसन टेक्नोलोजी। सूचना प्रविधि भनेको चाहिँ यो यो के हो त भन्दाखेरि कम्प्युटर प्रणालीमा अथवा शीघ्र कम्प्युटर प्रणालीको प्रयोग गरेर ठुलो स्तरको तथ्याङ्कलाई भण्डारण र उपयोग परिचालन गर्ने पद्धति, त्यसलाई चाहिँ इन्फर्मेसन टेक्नोलोजी भनिन्थ्यो। तर त्यो स्टोरेज गरिएको इन्फर्मेसनलाई इफेक्टिभली र निड बेस्डमा चाहिँ त्यसको उपयोगकर्तासँग वा एउटा पोइन्ट र अर्को पोइन्टका बिचमा आदान प्रदान सही ढङ्गले गर्न सकिएन भनेदेखि आइटी आफैले मात्रै फङ्सन गर्न सक्दैन भनेर त्यसमा कम्युनिकेसन टेक्नोलोजी यानि कि यो तार सहित र तार रहित म्यासेजलाई आदान प्रदान गर्ने प्रविधि पनि उस्तै महत्त्वपूर्ण हुन्छ भनेर यी दुईवटा कम्बाइन भयो। अब चाहिँ आइसिटी, इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी भनेर अहिले चाहिँ आइसिटी भनेर भनिन्छ. आइसिटी इन्क्लुड्स टू टाइप अफ टेक्नोलोजी. वान इज इन्फर्मेसन टेक्नोलोजी, द्याट इज ए लार्ज डेटा स्टोरेज एन्ड फास्ट कम्प्युटेसन सिस्टम, ठुलो स्तरको तथ्याङ्कीय भण्डारण र त्यसको चाहिँ कम्प्युटेसन गर्ने प्रणाली चाहिँ आइटी हो भनेदेखि. अनि कम्युनिकेसन टेक्नोलोजी चाहिँ तारसहित वा ताररहित हिसाबले त्यस्तो सूचनालाई म्यासेजमा बदलेर सम्बन्धित सरोकारवालाहरूका बिचमा आदान प्रदान गर्ने पद्धति चाहिँ कम्युनिकेसन टेक्नोलोजी हो. यो दुईवटा मिलेर सूचना सञ्चार प्रविधि बन्छ. अब यो सूचना सञ्चार प्रविधिको चाहिँ सबैतिर प्रयोग हुने क्रममा सरकारले आफ्ना नागरिकलाई सेवा प्रवाह गर्ने प्रणालीमा पनि यसको प्रयोग गर्न सुरु गरियो. किन त भन्दा सेवा प्रवाहलाई सरल बनाउन, यसलाई चाहिँ सहज बनाउन, यसमा नागरिकको संलग्नता वृद्धि गर्न, सेवा प्रवाह प्रक्रियालाई पारदर्शी बनाउन, सेवा उत्पादनको लागतलाई घटाउन, सेवाको त्यो भएपछि मूल्य घट्छ, सस्तोमा सेवा प्राप्त गर्ने भए, अनि सेवाको गुणस्तरलाई अभिवृद्धि गर्न र सेवा प्रवाहमा लाग्ने समयलाई कम गर्न, यस्ता उद्देश्यले चाहिँ के गरियो त भन्दाखेरि यो चाहिँ सेवा प्रवाहमा पनि सूचना सञ्चार प्रविधिको प्रयोग गर्न थालियो है. त्यसैले अहिले चाहिँ हामी युज अफ आइसिटी इन सर्भिस डेलिभरी भनेर सेवा प्रवाह प्रणालीमा सूचना सञ्चार प्रविधिको कसरी बढी उन्नत, आधुनिक, इफिसियन्ट, कुशल प्रयोग गर्न सकिन्छ भन्ने जान्नु चाहिँ तपाईँ निजामती सेवामा, साधन सेवामा प्रवेश गरिरहँदा ज्यादै महत्त्वपूर्ण छ, त्यो जान्नु जरुरी हुन्छ. हामीले सेकेन्ड पेपर कि थर्ड पेपरमा ई गभर्नेन्स पनि पढेका छौँ, समहाउ सिमिलर कुरा हो. तर यो चाहिँ ई गभर्नेन्स इज ए पोलिसी पोलिसी स्ट्राटेजी, इट इज ए काइन्ड अफ पोलिसी फ्रेमवर्क द्याट गाइड्स गभर्मेन्ट हाउ टु युज इन्फर्मेसन कम्युनिकेसन इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी इन इट्स अल एक्टिभिटी. त त्यसैले त्यो पोलिसी फ्रेमवर्क हो, त्यो पोलिसी रणनीति, नीतिगत रणनीति हो भनेदेखि यो चाहिँ पार्टिकुलरली त्यसको इम्प्लिमेन्टेसन, कार्यान्वयनमा खासमा चाहिँ कसरी त्यसको प्रयोग हुन्छ त भनेर जान्नुपर्छ. त्यसैले त्यो सैद्धान्तिक कुरा हो भने यो व्यवहारिक कुरा हो, यो चाहिँ ज्यादै महत्त्वपूर्ण छ, तपाईँले गर्नुपर्ने काम हो यसमा पढ्ने चाहिँ है. त्यसैले सूचना सञ्चार प्रविधिलाई चाहिँ अघि अलग अलग सूचना प्रविधि र सञ्चार प्रविधिको डिफाइन गरेँ मैले. सूचना भनेको, सूचना प्रविधि भनेको चाहिँ लार्ज के भन्छ लार्ज डेटा स्टोरेज र त्यसको फास्ट कम्प्युटेसन हो भनेर, र सञ्चार प्रविधि चाहिँ तारसहित वा ताररहित वायर्ड ओर वायरलेस म्यासेजको कुरा चाहिँ सञ्चार प्रविधि हो भनेर मैले जुन भने. तर सूचना प्रविधिलाई चाहिँ एकै ठाउँमा ल्याउँदाखेरि यो के हो त भन्दाखेरि यसमा दुईवटा पार्ट हो, एउटा हार्डवेयर र अर्को सफ्टवेयर पार्ट हुन्छ है. हार्डवेयर र सफ्टवेयर पार्ट हो जसले चाहिँ रिक्वेस्ट र रेस्पोन्डको फङ्सन के अरे बेसमा फङ्सन गर्छ. रिक्वेस्ट र रेस्पोन्ड भनेको चाहिँ यो के अरे आइसिटी इज ए कम्बिनेसन अफ हार्ड बोथ हार्डवेयर एन्ड सफ्टवेयर द्याट अपरेट्स ओर द्याट फङ्सन बेस्ड अन द रिक्वेस्ट एन्ड रेस्पोन्ड सिस्टम. रिक्वेस्ट एन्ड रेस्पोन्ड सिस्टम यसमा नेपालीमा भन्नुपर्दा चाहिँ यो हार्डवेयर र सफ्टवेयरको यस्तो संयोजन हो जसले चाहिँ कुनै प्रयोगकर्ताको अनुरोधमा वा आदेशमा वा इनपुटमा र त्यसको प्रतिक्रियाको प्रणालीमा काम गर्छ. अनुरोध र प्रतिक्रिया अथवा इनपुट र रेस्पोन्स अथवा रिक्वेस्ट र रेस्पोन्सको प्रणालीमा काम गर्छ. सो फर इक्जाम्पल, यु रिक्वेस्ट टु योर गुगल टु सर्च ए इन्फर्मेसन, देन द्याट विल रेस्पोन्स यु. संसारभरि वेबमा भएका चाहिँ जति पनि इन्टरनेटमा भएका जति पनि मेटेरियल छन् त्यसले 2 सेकेन्डमा हेरेर अनि के गर्छ, छान्छ र तपाईँले खोजेको कुरा सर्ट डिस्प्ले गरिदिन्छ. वा तपाईँले चाहिँ आकाशमा कुनै यान भनौँ न चलाउनका लागि यहाँबाट कम्प्युटरबाट आदेश दिनुहुन्छ, त्यसको हाइट अनि त्यसपछि मेन्टेन गर्ने दूरी, मेन्टेन गर्ने स्पिड, मेन्टेन गर्ने कुरा, त्यो रिक्वेस्टले त्यसले रेस्पोन्स गर्छ होइन. हो यो चाहिँ के हो त भन्दा रिक्वेस्ट र रेस्पोन्समा काम गर्ने प्रणाली हो. तर यो के हो, त्यस्तो प्रणाली केमा आधारित भयो त भन्दाखेरि त्यो चल्ने चाहिँ रिक्वेस्ट र रेस्पोन्सको सिस्टममा चल्ने भयो. तर त्यो चाहिँ दुईवटा पक्ष त्यसको हार्डवेयर र सफ्टवेयर हुन्छ. हार्डवेयर भनेको यो ल्यापटपको जुन बनावट हामीले देखेका छौँ, यसको पार्ट पुर्जा, यो सबै हार्डवेयर भयो भनेदेखि तपाईँको मोबाइलको पार्ट पुर्जा, बनावट, यो खण्ड सबै चाहिँ हार्डवेयर भयो भनेदेखि. सफ्टवेयर भनेको चाहिँ दि प्रोसेसिङ सिस्टम विदिन द्याट, त्योभित्रको प्रोसेसिङ प्रणाली लाई चाहिँ सफ्टवेयर भनेर भनिन्छ. त्यसैले यो दुइटैको कम्बिनेसन, त तपाईँले इनपुट दिएपछि त्यो बिचमा के भएर अघि मैले भने गुगलले सारा खोजेर यहाँ फाल्ने कुरासम्म चाहिँ के भयो, द्याट इज ए सफ्टवेयर प्रोसेस। त्यसरी हार्डवेयर र सफ्टवेयरको कम्बिनेसन हो जुन चाहिँ रिक्वेस्ट र रेस्पोन्सको प्रणालीमा सञ्चालित हुन्छ। र यसले खासमा चाहिँ के गर्छ त आइसिटीले भन्दाखेरि चाहिँ यसले सूचनालाई सिर्जना गर्छ, इट क्रिएट्स इन्फर्मेसन ओर डेटा, इट प्रोसेसेस इन्फर्मेसन ओर डेटा, त्यसलाई प्रोसेस गर्छ, अनि त्यसपछि गएर इट अल्सो स्टोर्स, त्यसलाई भण्डारण गरेर राख्छ मिलियन्स बिलियन्स ट्रिलियन्स अफ डेटा तपाईँको कम्प्युटरमा ल्यापटपमा अथवा मोबाइलमा, होइन त्यसको हार्ड डिस्क कति छ त्यसका आधारमा, होइन त्यसले चाहिँ ट्रिलियन्स अफ डेटालाई एकै ठाउँमा भण्डारण गरेर राख्न सक्छ। अनि त्यसपछि त्यस्तो डेटालाई कसलाई के चाहिएको छ त्यो अनुसार छानेर, होइन आफू रेडिमेड अवस्थामा कम्युनिकेट गर्छ, त्यो प्रवाह गर्छ, सञ्चार गर्छ। तपाईँले मलाई एउटा इमेल लेख्नुभयो, क्लिक गर्ने बित्तिकै त्यो यहाँ आउँछ, तपाईँको कुरा मेरोमा कम्युनिकेट भयो। तपाईँले चाहिँ मोबाइलमा कसैसँग च्याट गर्दै हुनुहुन्छ, त्यहाँ क्लिक गर्दाखेरि अर्को पक्षमा पुग्छ, कम्युनिकेट भयो, होइन। वा चाहिँ एउटा ठुलो डेटाबेस छ, तपाईँले त्यो डेटाबेसमा एक्सेस गर्नुभयो र मलाई यो सूचकको तथ्याङ्क चाहियो भनेर इनपुट दिनुभयो, एकैछिनमा पाई चार्टमा टेबलमा अथवा यो ग्राफमा केमा चाहिएको हो त्यस्तैमा आफैले प्रोसेस गरेर उसले चाहिँ डिस्प्ले गरिदिन्छ। यसरी कम्युनिकेट गर्ने काम पनि यसले गर्छ, आइसिटीले गर्छ भनेदेखि। अर्को डिस्प्ले, कम्युनिकेट त द्याट इज द कोर्स अफ एक्सन इन बिट्विन अफ रिक्वेस्ट एन्ड रेस्पोन्स अर इन बिट्विन अफ अर्डर एन्ड रिसिभ, त्यो बिचको कुरा कम्युनिकेट भयो भनेदेखि अब तपाईँको आँखा अगाडि ल्याएर देखाइदिने, तपाईँको स्क्रिनमा देखिने कुरा चाहिँ डिस्प्ले गर्ने कुरा हो, डिस्प्ले गर्छ त्यसले, होइन। र चाहिँ अल्सो इट एनालाइजेस दि इन्फर्मेसन, तपाईँले आफैले सूत्र यो गरेर क्यालकुलेसन गरेर क्यालकुलेटर थिचेर गरिराख्नु पर्दैन, कम्प्युटर सिस्टमले आफै के गर्छ एनालिसिस पनि गरिदिन्छ, विश्लेषण पनि गरिदिन्छ भनेदेखि त्यो चाहिँ के भयो, आइसिटी भयो। द्याट्स वाइ यु क्यान टेक कन्सिडरेसन द फङ्सन अफ आइसिटी बेसिकल्ली इज क्रिएटिङ प्रोसेसिङ स्टोरिङ कम्युनिकेटिङ डिस्प्लेइङ एन्ड एनालाइजिङ इन्फर्मेसन, सूचनाको सिर्जना गर्ने, प्रोसेस गर्ने, भण्डारण गर्ने, सञ्चार गर्ने, डिस्प्ले गर्ने र विश्लेषण गर्ने काम चाहिँ आइसिटीले गर्दो रहेछ। सो यति भनेर यति बुझिसकेपछि नाउ इमेजिन इफ वी युज इट प्रोपरली इन सर्भिस डेलिभरी सिस्टम देन हाउ इजियर, हाउ इफेक्टिभ एन्ड हाउ क्वालिटेटिभ द सर्भिस डेलिभरी विल बी। त्यसैले गर्दाखेरि चाहिँ यो के हुन्छ, महत्त्वपूर्ण हुन्छ सूचना प्रविधि सेवा प्रवाहमा भनेर हामीले बुझ्नुपर्ने हुन्छ। अब यसलाई विभिन्न तरिकाले यु क्यान डिफाइन, अघि मैले मोटामोटी त भनिहालेँ, तर यो भनेको चाहिँ हामीले कुनै पनि काम गर्दाखेरि खास गरिकन सूचनाको आदान प्रदान गर्न अनि त्यसको प्रयोजनको लागि सूचना सिर्जना गर्न, सूचना प्रशोधन गर्न, भण्डारण गर्न, अनि त्यसपछि वर्गीकरण गर्न अनि विश्लेषण गर्न प्रयोग गरिने सबै खाले प्रविधिगत पक्षहरू जसको हार्डवेयर र सफ्टवेयर गरिकन दुईटा पाटो हुन्छ, तिनीहरूको समग्र व्यवस्थालाई समग्र प्रणालीलाई हामी के भन्छौँ भन्दाखेरि चाहिँ यो सूचना सञ्चार प्रविधि भनेर भन्छौँ, होइन। यसरी हामीले यसलाई चाहिँ ब्रोडली डिफाइन गर्न सक्छौँ, सूचना सञ्चार प्रविधिलाई चाहिँ डिफाइन गर्नु पर्दाखेरि है। अब यसमा खास गरिकन चाहिँ ठ्याक्कै आइसिटी भन्ने बित्तिकै हामीले दिमागमा चाहिँ के आउँछ त भन्दाखेरि इन्टरनेट र कम्प्युटर बेस्ड स्फेयर, एउटा दुनियाँ है, इन्टरनेटमा आधारित र कम्प्युटरमा आधारित एउटा दुनियाँको परिकल्पना हाम्रो दिमागमा आउँछ। र त्यो चाहिँ कस्तो त भन्दाखेरि अहिले पछिल्लो समयमा चाहिँ वायरलेस नेटवर्कको रूपमा तारहरूले प्रत्येक हार्डवेयरलाई जोडेर एकबाट अर्कोमा तार मार्फत ट्रान्समिट हुने होइन कि तारविहीन हिसाबले, र अर्को चाहिँ इट ह्याज बिन सो पोर्टेबल, यो चाहिँ आजभोलि यति सहज र सानो आकारको डिभाइसेसहरू विकास हुन थालेको छ कि द्याट क्यान बी क्यारिड एभ्रिवेयर। तपाईँले कुनै इन्टरनेटको कनेक्टिभिटी नभएको ठाउँमा जानु पऱ्यो भने सानो चिप्स, डेटा चिप्स लिएर लगेर कम्प्युटरमा जोडेर प्रयोग गर्न सक्नुहुन्छ। अब ठुलो कम्प्युटर पहिला पहिला हुन्थ्यो, त्यसको सट्टा अहिले चाहिँ यति सानो खालको ल्यापटपहरू विकास भएको छ, अनि प्लस भएन त्यसको अलमोस्ट काम गर्ने चाहिँ ट्याब्लेटहरू विकास भएको छ, भएन झन्डै झन्डै ट्याब्लेटकै जस्तो काम गर्ने गरिकन, कम्प्युटरकै जस्तो काम गर्ने गरिकन मोबाइल फोनहरू विकास भएको छ है। यसरी यो चाहिँ एउटा वायरलेस नेटवर्क, तर डेफिनेटली इट इज अ इन्टरनेट बेस्ड अथवा इन्टरनेट इनेबल्ड स्फेयर हो, यो इन्टरनेटले सिर्जना गरेको र सञ्चालन गर्ने वातावरण बनाएको दुनियाँ हो यो आइसिटी भनेको, र त्यो चाहिँ एकदम पोर्टेबल साइजमा र पोर्टेबल यो चाहिँ प्रोसेस एन्ड मेथडमा चाहिँ विकास भएको, र अहिले पछिल्लो समयमा धेरै जसो चाहिँ वी युज टु कल इट कम्प्युटर बेस्ड, बट मोस्ट अफ द आइसिटी युज हेज बिन कन्भर्टेड इन्टु मोबाइल बेस्ड, भनौँ न मोबाइल फोन बेस्ड टेक्नोलोजीका रूपमा चाहिँ विकास भइराखेको छ, र यो चाहिँ वायरलेस नेटवर्क भन्ने हिसाबले हामी बुझ्छौँ। तर यसका थुप्रै पाटोहरू हुन्छन्, यसमा नभई नहुने पक्षहरू भनेको डेफिनेटली अघि मैले हार्डवेयर पक्षमा भन्दाखेरि कम्प्युटर एज सच होला, त्यसपछि गएर टेलिफोन टेलिकम्युनिकेसन सर्भिसेस अन्तर्गतको टेलिफोन एउटा डेफिनेटली चाहिने होला, हाम्रा अरू इक्विपमेन्टहरू फ्याक्सहरू होला, फोटोकपी मसिन होला, स्क्यान मेसिन होला, होइन यिनीहरू यस्ता खालका हार्डवेयरहरू सबै यसका अवयवहरू हुन्, यसका अङ्गहरू हुन् भनेदेखि सफ्टवेयर बाटोमा भन्दाखेरि चाहिँ इन्टरनेट, त्यसपछि गएर टेलिकम्युनिकेसन, त्यसपछि गएर रेडियो एन्ड टेलिभिजन सर्भिसेस, होइन अनि यिनीहरू चाहिँ सफ्टवेयर पाटोहरू भए। यी मैले भनेका खास गरिकन इन्टरनेटले चाहिँ एक ठाउँको इनपुट म्यासेजलाई आउटपुट तहमा रिसिपियन्टको तहमा पुर्याउने काम गर्छ, र त्यो इन्टरनेटसँग अभिन्न जोडिएको चाहिँ के हुन्छ त भन्दा दूरसञ्चार, दूर टाढासम्म सञ्चार गर्न सक्ने, र त्यो दूरसञ्चारकै आधारमा इन्टरनेट चल्ने हो। त्यसैले त्यसलाई त्यो म्यासेज फाल्ने काम गर्नका लागि चाहिँ टेलिकम्युनिकेसन सर्भिसेस। अब त्यो म्यासेजलाई हामीले के रूपमा फाल्न सक्छौँ त भन्दाखेरि एउटा चाहिँ रिटर्न फर्ममा, होइन त्यो एज सच टेक्स्टमा जाने भयो, तपाईँले एसएमएस गर्नुहुन्छ होइन, अथवा यो टेक्स्ट गर्नुहुन्छ मेसेन्जरमा वा अरू कुनै सोसल मिडियामा, त्यो एज सच टेक्स्टमा जाने भयो। अर्को चाहिँ भोइसमा जान सक्छ, तपाईँले कुनै भोइस रेकर्ड गरेर चाहिँ पठाउन सक्नुहुन्छ रेसिपियन्टकोमा, वा चाहिँ त्यसलाई अडियो भन्छ भने अर्को चाहिँ भिडियो म्यासेज, तपाईँले चाहिँ भिडियो रेकर्ड गरेर चाहिँ पठाउन सक्नुहुन्छ। त्यसैले यो अडियो भनेको रेडियो टेक्नोलोजी, भिडियो भनेको टेलिभिजन टेक्नोलोजी, होइन अनि त्यसपछि गएर टेक्स्ट भइहाल्यो। त्यसैले यसमा चाहिँ टेलिभिजन रेडियो अडियो भनौँ न अडियो, अनि त्यसपछि गएर विभिन्न खाले म्यासेज ट्रान्समिसनमा प्रयोग हुने अरू जस्तो वायरलेस वाकी टकी जस्ता खालका यस्ता विभिन्न पहिला पहिला ट्रङ्क सर्भिस भन्ने हुन्थ्यो होइन, यस्ता खालका कुराहरू सबै नै यसमा पर्छन्। खालि तपाईँले कम्प्युटर र इन्टरनेट मात्रै बुझ्नु हुँदैन, त्यसैले हार्डवेयरको पाटो र सफ्टवेयरको पाटोमा यी कुराहरू छुट्याएर केमा पर्छन्, सूचना प्रविधिका विभिन्न कम्पोनेन्टहरूमा पर्छन् भनेर हामीले चाहिँ बुझ्नुपर्छ। अब अहिले पछिल्लो समयमा चाहिँ देयर आर सो मेनी न्यू डेभलपमेन्ट, र अहिले एकदमै यो पहिला पहिला रेडियो टेलिफोन विकास हुँदा इट वाज सो सरप्राइजिङ टु द पिपुल, अनि त्यसपछि त्यो चाहिँ वायरलेस हुँदैन थियो, वायरसहितको टेलिफोन मात्रै चल्थ्यो, पछि वायरलेस आएर 100 मिटर फेरिफेरिमा टिप्दाखेरि पनि ओहो त्यो चाहिँ बोकेर बोल्न मिल्छ अरे भन्ने मान्छे सरप्राइज गर्थे, त्यसपछि मोबाइल फोन आयो होइन, पेजर आयो त्यो बिचमा यसरी, अनि पछि अब रेडियोको पनि खालि लोकल लेभलसम्म चलाउन सक्ने एफएमहरू, टेलिभिजन हुँदै हुँदै अहिले पछिल्लो समयमा चाहिँ ती कुराहरू अब पुराना भइसके। अहिले चाहिँ यो कम्प्युटर इन्टरनेट एकदमै नर्मल र कमन, तर अहिले पछिल्लो समयमा सबैभन्दा बढी सेवा प्रवाह प्रणाली, मानिसको जीवन पद्धति, अर्थतन्त्र, मानिस मानिस देश देश बिचको अन्तर सम्बन्ध, यसलाई प्रभावित गर्न चाहिँ केले थाल्यो त भन्दा सोसल मिडियाहरू, सोसल नेटवर्कहरू, त्यसमा चाहिँ तपाईँले हेर्नुभयो भनेदेखि अहिले हाउ दि ट्रम्प डोनाल्ड ट्रम्प इज रियाक्टिङ अगेन्स्ट चाइना भन्ने कुरा चाहिँ हामीले टेलिभिजन पढेर होइन उसको ट्विट हेरेर थाहा पाउँछौँ है। अब ऊ चाहिँ 5 दिनमै चाहिँ कोभिडबाट बाहिर निस्क्यो होइन, अथवा मैले यो मान्दिनँ मलाई केही भएको छैन भनेर चाहिँ चुनाव प्रचारमा निस्क्यो भन्ने कुरा पहिला पहिला समाचारमा, अन्तर्राष्ट्रिय समाचारमा एउटा आउँथ्यो होला रेडियो सुन्नेले मात्रै, तर त्योभन्दा पहिला अहिले इमिडिएटली उसले ट्विट गर्ने बित्तिकै संसारभरि मान्छेले ट्विटरमा थाहा पाइहाल्छ वा फेसबुकमा थाहा पाइहाल्छ होइन। अहिले पछिल्लो समयमा तपाईँले हेर्नुभयो भनेदेखि युट्युब, ले अलमोस्ट यो सिनेमा हल, टेलिभिजन र अरू कुनै पनि किसिमको श्रव्य दृश्य माध्यमहरूलाई प्रतिस्थापन गरेको अवस्था छ. सो युट्युब हेज बिन सो मच पपुलर एन्ड इफेक्टिभ मिन्स अफ कम्युनिकेटिङ भिजुअल एन्ड अडियो म्यासेजेस अमङ द स्टेक कन्सल्ट के अरे स्टेक होल्डर कन्सर्न स्टेक होल्डर्स. यो कुरा भयो भने अझै अहिले पछिल्लो समयमा चाहिँ यो तपाईँले रोबोट्सको कुरा गर्नुहोस् होइन, अथवा यसलाई चाहिँ हामी आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग भन्छौँ. आर्टिफिसियल इन्टेलिजेन्स इज अल अबाउट इन्जेक्टिङ ह्युमन इन्टेलिजेन्स इन एन मसिन एन्ड मेकिङ द मसिन एक्ट लाइक ह्युमन बिइङ. यो भनेको के हो त भन्दाखेरि मान्छेको बुद्धि मान्छेको विवेकलाई औजारमा यन्त्रमा इन्जेक्ट गर्ने होइन, स्थापित गरिदिने, त्यसमा इन्जेक्ट गर्ने र त्यो यन्त्रलाई मान्छे जस्तै काम गर्न लगाउने. त्यसैले यो रोबोटिक्स भन्छ. त्यसपछि यो चाहिँ के आर्टिफिसियल इन्टेलिजेन्स भन्छ. यो चाहिँ सबैभन्दा लेटेस्ट फर्म अफ युज अफ आइसिटी हो, यसको प्रयोग गर्ने हो. सर्भिस डेलिभरीमै यसको इक्जाम्पल दिनु पऱ्यो भने, फर इक्जाम्पल, मेबी आफ्टर 5 इयर्स you will not find any person in the gate or entrance of the office. The suraksha guard ko kaam tele robot le garcha. Tespachi gaera registration ma tapai lai aile kharidar basi raheko thau ma maybe we don't need kharidar, tya jai robot bascha. Swagat garna basta kheri aba maybe ladies with beautiful sari and yo lagaera basne huncha ni mahila harulai yesari prayog garincha ni ajai pani hami ka haina समानता भन्छौँ. तर स्वागत गर्ने ठाउँमा जहिले महिला, पञ्चकन्या, ब्याज बाँड्ने महिला, पछाडि उभिने महिला, चिया लगिदिने महिला, सो दिज अल थिङ्स विल बी रिप्लेस्ड बाई रोबोट्स इन नियर फ्युचर. मैलै होला ब्युटिफुल सोफिया जस्तो बनाएर अनि चाहिँ उसले गर्ने स्थिति आउँछ. भनेपछि त्यो सर्भिस डेलिभरीको पार्ट हो होइन. यसरी यो चाहिँ रोबोटको युज अथवा आर्टिफिसियल इन्टेलिजेन्सको युज चाहिँ पछिल्लो समयमा धेरै भइसकेका छ. त्यसैले अब यिनीहरूलाई रिसेन्ट ट्रेन्ड मान्नुपर्छ. यो सूचना सञ्चार प्रविधि भनेको सो ब्रोडर आइडिया रहेछ, यसमा हामीले बुझ्नुपर्ने चाहिँ यति धेरै कुराहरू रहेछ भनेर मैले तपाईँलाई अलिकति ब्रिफमा भने. अब खास गरिकन तपाईँले यो आइसिटीको के कम्पोनेन्ट हुन्छ त योभित्र भनेर हेऱ्यो भनेदेखि चाहिँ यसमा चाहिँ खास गरिकन 7 कम्पोनेन्टहरू हुँदो रहेछ आइसिटीभित्र चाहिँ है. आइसिटी कम्पोनेन्ट भनेर अलिकति मेबी इट इज लिटल बिट टेक्निकल बट भेरी भेरी इम्पोर्टेन्ट है. अब यो भनेको चाहिँ एउटा मेजर यसको कम्पोनेन्ट भनेको चाहिँ क्लाउड कम्प्युटिङ भन्छ है. यसको नेपाली हुँदैन, क्लाउड कम्प्युटिङ. क्लाउड कम्प्युटिङ भनेको के हो त भन्दाखेरि तपाईँको डेटालाई आकाशमा, बादलमा, हावामा, कुनै भ्याकुममा एउटा यस्तो स्पेस खडा गरेर सङ्कलन गर्ने प्रणाली हो त्यो भनेको क्लाउड कम्प्युटिङ. वेयर इट गोज एन्ड गेट्स स्टोर्ड एन्ड यु क्यान जस्ट एक्सट्राक्ट वेन यु वान्ट टु युज द्याट. त्यसैले यसमा सबभन्दा पहिला त्यो तथ्याङ्कलाई, सूचनालाई, नलेजलाई स्टोर गर्ने स्पेस चाहिन्छ क्लाउडमा. त्यसलाई चाहिँ क्लाउड कम्प्युटिङ भनेर भनिन्छ. अथवा यो भनेको द डेटा सेन्टर अभाइलेबल टु मेनी युजर्स ओभर द इन्टरनेट. इन्टरनेटमा भएको धेरै लाखौँ करोडौँ उपयोगकर्ताले प्रयोग गर्न सक्ने तथ्याङ्कको केन्द्र, स्टोर, भण्डारलाई चाहिँ हामी क्लाउड कम्प्युटिङ भनेर भन्छ एउटा. अब त्यो भएन भनेदेखि आइसिटीको कल्पना, प्रयोग त्यसको सम्भव हुँदैन. त्यसले द फर्स्ट कम्पोनेन्ट. सेकेन्ड चाहिँ सफ्टवेयर भयो. सफ्टवेयर अघि नै मैले तपाईँलाई बुझाइहालेँ. अटोमेटिकल्ली काम गर्ने पार्ट त्यहाँ जे हुन्छ नि सफ्टवेयर भनेको चाहिँ, जस्तो तपाईँले सिम्पल भन्दाखेरि इट हाउ डज इट फङ्सन्स अटोमेटिकल्ली भन्दा, किबोर्डमा टाइप गर्नुहुन्छ उहाँ जसरी देखिन्छ नि डिस्प्लेमा र एउटा फोल्डरमा सेभ गर्न सक्छौँ वा, त्यो पनि सफ्टवेयरको काम हो भने. अर्को चाहिँ के पनि हो त भन्दाखेरि तपाईँले टाइप गरिरहँदाखेरि यदि तपाईँले चाहिँ यो उसमा गएर रिभ्यूमा गएर चाहिँ अटो करेक्सनको अप्सन राख्नु भएको छ भने गल्ती स्पेलिङलाई उसले आफै सच्याइदिन्छ नि. दिस इज वाट द सफ्टवेयर वर्किङ देयर होइन. अथवा तपाईँले एक्सेल चलाइरहनु भएको छ, फर्मुला सेट गर्नुभएको छ भने अटोमेटिक त्यसको रिजल्ट डिस्प्ले गर्छ नि. दिस इज वाट द सफ्टवेयर इज. भेरी सिम्पल, तर देयर आर सो मेनी आस्पेक्ट्स. यसलाई मैले मात्रै व्याख्या गरेर वा तपाईँले त्यो सबै बुझेर पनि जरुरी छैन. त्यसैले त्यो डेटालाई प्रोसेसिङ गर्ने, एनालाइसिस गर्ने, रिजल्ट चाहे जस्तो दिने तपाईँलाई, तपाईँले यहाँ गरेको अर्डरका आधारमा उसले चाहिँ रेस्पोन्स गर्ने, यो सबै प्रणाली चाहिँ सफ्टवेयर हो दोस्रो कम्पोनेन्ट। अब तेस्रो हार्डवेयर भयो, अघि नै मैले भनिहालेँ कम्प्युटर जे देख्नुहुन्छ त्यसको पार्ट पुर्जा यो सबै चाहिँ टेलिफोन वा टेलिभिजन वा यी सबै कुराहरू के हुन्छ भन्दा हार्डवेयरभित्र परे, र त्यसको खास गरिकन कम्प्युटरको सन्दर्भमा चाहिँ मोनिटर, हार्ड ड्राइभ, सिपियु होइन, मेमोरी, यिनीहरू चाहिँ हार्डवेयरको पार्टहरू भए, टु नेम सम अफ देम। अनि अर्को चाहिँ डिजिटल डेटा भन्ने अर्को यसको हुन्छ, माथि क्लाउड कम्प्युटिङ इन द स्पेस। अब डिजिटल डेटा भनेको चाहिँ के हो त भन्दा वाट वी स्टोर इन द्याट स्पेस इन ए डिजिटाइज फर्म, त्यो चाहिँ कम्प्युटरमा डिजिटाइज गरेर त्यो क्लाउड कम्प्युटिङमा क्लाउडमा जे भण्डारण गरेर राख्छौँ त्यो चाहिँ डिजिटल डेटा हो। सो डिजिटल डेटा इज ए सच काइन्ड अफ डेटा द्याट क्यान इजिली बी प्रोसेस्ड एन्ड एक्सट्राक्टेड एज पर द निड अफ युजर्स, प्रयोगकर्ताले आफूलाई चाहिए जस्तो स्वरूपमा अर्डर दिनासाथ इमिडिएटली उपयोग गर्न सक्ने गरी भण्डारण गरेर राखिएको, क्लाउड कम्प्युटिङमा भण्डारण गरेर राखिएको डेटालाई चाहिँ हामी डिजिटल डेटा भनेर भन्छौँ। र अर्को चाहिँ यी सबै कुरालाई फङ्सनल बनाउने इन्टरनेट एक्सेस, इफ यु डु नट ह्याभ इन्टरनेट एक्सेस देन यो आइसिटी सम्भव हुँदैन। त्यसैले अर्को कम्पोनेन्ट, भेरी इम्पोर्टेन्ट कम्पोनेन्ट चाहिँ इन्टरनेट एक्सेस हो। र त्यसपछि डेफिनेटली यसमा चाहिँ के अरे यी कुराहरूको ले इन्टरेक्ट गरेर चाहिँ आइसिटीलाई के गर्छन्, अपरेसनलाइज गर्छन् अथवा फङ्सनल तुल्याउँछन्। त्यसैले यति कुरा चाहिँ हामीले के गर्नुपर्छ, यसका पक्षहरू भनेर थाहा पाउनुपर्छ, यसका कम्पोनेन्टहरू एलिमेन्टहरू भनेर थाहा पाउनु पर्यो। एउटा, दुईवटा, तिनवटा, चारवटा, पाँचवटा रहेछ मेजर कम्पोनेन्ट भनेको चाहिँ। अब यो हामीले के माध्यमबाट आइसिटीको प्रयोग गर्न सक्छौँ त, सूचना सञ्चार प्रविधिको प्रयोग गर्ने माध्यमहरू, मिन्स अफ आइसिटी युज के हुन् भन्दाखेरि, अघि नै मैले सुरुमै भने कम्प्युटर हो एउटा ब्रोडली होइन, अर्को इन्टरनेट हो, त्यसपछि गएर टेलिकम्युनिकेसन हो भनेको त्यो टेलिफोन वा मोबाइल है, ध्यान दिनुहोस् है, कम्प्युटर, इन्टरनेट, टेलिकम्युनिकेसन, दूरसञ्चार भनौँ न, दूरसञ्चार, टेलिफोन र मोबाइल, त्यसमा सेवा त्यसमा पर्यो, अडियो भिजुअल मिडिया, यो श्रव्य र दृश्य माध्यमहरू भए जस्तो टेलिभिजन, रेडियो, युट्युब जस्ता अडियो भिजुअल मिडिया, त्यसको प्रयोग गर्न सक्यौँ आइसिटी प्रयोगका लागि। अर्को वेबसाइट, हरे वेबसाइट अनि वेब पेज, फरक फरक कुरा हो। वेब पेज तपाईँले आफ्नो कुनै वेब पेज बनाउन सक्नुहुन्छ, वेबसाइट भनेको एउटा इन्स्टिट्युसनको पेज हो, त्यो पनि वेब पेजै हो उनीहरूलाई चाहिँ होइन। भनेपछि वेबसाइट, वेब पेज, डिजिटल प्लेटफर्महरू हुनसक्छ विभिन्न खाले, सूचनासँग सम्बन्धित वा इन्डिभिजुअल ब्लगसँग सम्बन्धित वा कुनै पनि इन्फर्मेसन वा एडभर्टाइजमेन्ट होइन, यिनीहरू गर्नका लागि प्रयोग हुने डिजिटल प्लेटफर्म हुनसक्छ, विभिन्न एप्लिकेसनहरू हुनसक्छन् है, एप्लिकेसनहरू हुनसक्छन्, डेटा बेस, डेटा सिस्टम है, त्यसपछि गएर कम्प्युटर बेस्ड अटोमेटेड सिस्टम। कम्प्युटर बेस्ड अटोमेटेड सिस्टम भनेको चाहिँ के हो त, जस्तो तिनीहरू चाहिँ सर्भिस डेलिभरीको सन्दर्भमा, यो त विभिन्नमा हुन्छ अटोमेटेड सिस्टम, कम्प्युटर बेस्ड अटोमेटेड सिस्टम, यु सुड नट गो इन फास्ट बिकज यु आर नट द स्टुडेन्ट अफ आइटी। तर हामीले यतातिर चाहिँ सेवा प्रवाहमा चाहिँ कम्प्युटर बेस्ड अटोमेटेड एडमिनिस्ट्रेटिभ सिस्टम हुनसक्छ, त्यो भनेको के हो त भन्दाखेरि कुनै प्रशासनिक काम चाहिँ स्वत कम्प्युटरमा आधारित भएर होस्, जस्तो तपाईँले कुनै एउटा फाइल निवेदन दिनुभयो, त्यो निवेदन दर्तामा अघि भने नि रोबोटलाई लगेर तपाईँले चाहिँ बुझाउनुहुन्छ, अथवा रोबोटलाई बुझाउनु भनेको हार्ड कपी होइन कि कुनै मसिनमा इन्सर्ट गर्नुहुन्छ, इन्सर्ट गरेपछि त्यो रोबोटिक्स मेसिनले के गर्छ त भन्दा स्क्यान गर्छ त्यसलाई, अनि त्यसपछि उसले चाहिँ त्यसको तपाईँले एउटा त्यसमा डिजिटलमा प्रयोग गर्दाखेरि चाहिँ के इम्पोर्टेन्ट हुन्छ भने साइज अफ पेपर, साइज अफ फन्ट, अनि टाइटलमा के लेख्नुपर्ने, कुन कुरा हुनुपर्ने भन्ने कुरा एकदम स्ट्यान्डर्डमा मात्रै युज गर्न सक्नुहुन्छ, त्यसमा तलमाथि भए पनि युज हुँदैन। अनि तपाईँको निवेदनको विषयमा प्रयोग भएका शब्दका आधारमा उसले चाहिँ के गर्छ, त्यो मेमोरी गर्छ र अनि फाल्छ कुनसँग सम्बन्धित हो, त्यो मन्त्रालयको कुन महाशाखासँग सम्बन्धित हो भनेर, त्यो महाशाखामा त्यसले चाहिँ त्यसको महाशाखा प्रमुखको कम्प्युटरमा सेग्रिगेट गरेर पठाइदिन्छ। महाशाखा प्रमुखले अब त्यसपछि आफ्नोमा उसकोमा गएपछि प्लिक प्लिक बत्ती बल्ला वा कुनै नोटिफिकेसन आउला होइन, अनि त्यसपछि गएर महाशाखा प्रमुखले चाहिँ त्यसमा यस्तो गर्ने भनेर आफू मातहतको कर्मचारीलाई फेरि डिजिटल फर्ममै तोक लगाउला, अनि त्यसले आफ्नो कम्प्युटरमा त्यो कर्मचारीले आफ्नो काम गर्ला वा राय पेस गर्ला, अनि सचिव वा मन्त्रीकोमा पुगेर निर्णय होला, अनि त्यो निर्णयको फेरि ड्यु प्रोसेसबाटै फेरि दर्ताको ठाउँमा आएर तपाईँले पाउने कागज, निर्णयको कपी के हो प्रिन्ट हुने स्थिति भयो भने त्यो चाहिँ एडमिनिस्ट्रेटिभ प्रोसेस भयो, अटोमेटेड एडमिनिस्ट्रेटिभ सिस्टम। अहिले हामीले अफिस अटोमेसन भन्छौँ, यही हो अफिस अटोमेसन भनेको, फिजिकल फाइलको प्रयोग नगर्ने तर कम्प्युटराइज सिस्टमबाट हुने गरिकन अफिस अटोमेसन। त्यसैले एडमिनिस्ट्रेटिभ सिस्टममा अब जस्तो के हुन्छ त भन्दा, तपाईँले चाहिँ वडामा जन्म दर्ता गर्नु होला, वडा वडाको सिस्टमलाई गाउँपालिकासँग कनेक्ट गरिएको हुन्छ, इन्टरलिङ्क गरिएको हुन्छ, गाउँपालिकामा त्यो देशभरिको दर्ता भएका मानिसहरूको भाइटल रजिस्ट्रेसन भएका मानिसहरूको डेटा सङ्कलन हुने भयो, अनि त्यो कहाँ चाहिन्छ जिल्ला प्रशासनमा, जिल्ला प्रशासनको कम्प्युटर सिस्टममा त्यसको लिङ्क गरिदिएपछि अटोमेटिक त्यो डेटा चाहिँ जिल्ला प्रशासनमा जाने भयो, भोट हाल्ने उमेर तपाईँको भयो, त्यस्ता सबै जिल्ला प्रशासनको डेटा कहाँ जाने भयो, निर्वाचन आयोगको सिस्टमसँग लिङ्क गरिदिएपछि को को मान्छे हो होइन भन्ने कुरा तपाईँले गर फोटो खिचाएर यो केही गर्नै पर्दैन, निर्वाचन आयोगले आफै त्यो डेटा के अरे कम्प्युटरमा ल्यापटपमा लिएर जान्छ वा त्यो अलरेडी स्टोर्ड हुन्छ, तपाईँ भोट हाल्न गए भोट हाल्न गएपछि मेबी तपाईँले फिङ्गर प्रिन्ट हाल्नुभएको हुन्छ होइन। एउटा इन्ट्रेस्टिङ छ कि पहिला पहिला अनपढ मान्छेहरूले के गर्थे ल्याप्चे लगाउँथे, अनि त्यसपछि मान्छेहरू पढ्न थाले सिग्नेचर गरे, पढे लेखेको यो मान्छेहरूले सिग्नेचर गर्थे, अब फेरि डिजिटल युगमा चाहिँ सिग्नेचर भन्दा तपाईँको यो फिङ्गर प्रिन्ट चाहिँ बढी चल्छ, जहाँ पनि तपाईँ इन्टरनेट के अरे एयरपोर्टहरूमा जाँदा वा कुनैमा सबैभन्दा अर्को मान्छेसँग नमिल्ने एउटा मात्रै अथेन्टिक प्रमाण भनेको फिङ्गर प्रिन्ट हो, त्यसैले इट इज भेरी इम्पोर्टेन्ट। सो तपाईँले त्यहाँ फिङ्गर प्रिन्ट चाहिँ के गर्नुभयो होला भन्दा इन्सर्ट गर्नुभयो होला, त्यसको अल्टरनेटमा के हुन्छ त भन्दा तपाईँको आइडी हुन्छ, अब मान्छेलाई नामले चिनिँदैन, कति नम्बरको मान्छे हो भनेर चिनिन्छ होइन, तपाईँको आइडी नम्बर हुन्छ नेसनल आइडीमा, त्यो नम्बर स्वाप गरेपछि कार्ड हुन्छ त्यो डिजिटल चिप्स कार्ड, त्यो कार्डलाई कम्प्युटरमा स्वाप वा ट्याप गरेपछि वा तपाईँको फिङ्गर प्रिन्ट त्यहाँ दिएपछि तपाईँ अथेन्टिक हो कि होइन भन्ने त्यसैले डिस्प्ले गरिहाल्छ, कम्प्युटरले नै प्रोसेसिङ गरेर यो मान्छे हो कि होइन, यसले भोट हालिसक्यो कि सकेन, भोट हाल्न पाउने हो कि होइन, सो इट विल डु हो। यो सबै के हो त भन्दाखेरि अटोमेटेड एडमिनिस्ट्रेटिभ सिस्टम हो, यस्तो खालको हुन्छ। त्यस्तै गरिकन इभ्यालुएसन अटोमेटेड इभ्यालुएसन सिस्टम हुनसक्छ सेवा प्रवाहमा होइन, यस्तो खालको चिजहरू पनि यसका यसको प्रयोग गर्ने माध्यमहरू हुन् सूचना प्रविधिको। अहिले पछिल्लो समयमा चाहिँ अघि नै मैले भनिहालेँ सोसल मिडिया, फर इक्जाम्पल फेसबुक, ट्विटर, वाट्सएप, विच्याट, इमो, इन्स्टाग्राम, टिकटक होइन, दिज अल आर, तपाईँले खालि यिनीहरूलाई के बुझ्नु भएको छ त भन्दा टिकटक भनेको गीत गाउने, फोटो खिच्ने, हाल्ने, यो गर्ने होइन, अभिनय गर्ने बुझ्नु भएको छ, बट इमेन्सली क्यान बी युज इन सर्भिस डेलिभरी त्यसलाई चाहिँ होइन, त्यही गीत टिकटक कति मान्छेले हेर्छन्, बच्चा बच्चीले कति धेरै हेर्छन्, अब त्यो मध्ये केही केही मान्छेहरू टिकटकबाटै एकदमै सुपर स्टार पनि बनेका छन्, त्यस्तालाई प्रयोग गरेर जसको धेरै हेरिन्छ त्यस्तालाई प्रयोग गरेर कुनै म्यासेज तपाईँले दिनु पऱ्यो भने इट विल बी दि मस्ट इफेक्टिभ वान कुनै पनि विषयमा होइन, सरकारले दिने म्यासेज, सूचना यो दिनका लागि सेवा प्रवाह सम्बन्धी जानकारी वा के भनौँ न, सो द्याट विल बी भेरी फ्रुटफुल। त्यसैले यी सोसल मिडियाहरू चाहिँ अहिले प्रत्येक अफिसहरूको फेसबुक पेज हुन्छ, युट्युब आफ्नै बनाएको हुन्छ भिडियोहरू अपलोड गर्नका लागि, त्यसपछि ट्विटर पेजहरू हुन्छ होइन, सो जस्तो चाइनामा भन्यो भने चाहिँ यो उनीहरूको छुट्टै छ, यो कमनहरू चाहिँ त्यहाँ चल्दैन, उनीहरूको चल्ने भनेको चाहिँ विच्याट होइन, विच्याट पनि होइन गएर के चाहिँ चाइनाको सन्दर्भमा चाहिँ बढी चल्ने भनेको विच्याट हो, त्यहाँ चाहिँ विच्याटबाट इभन फाइनेन्सियल ट्रान्जेक्सन पनि गर्न सकिन्छ। हामी कहाँ चाहिँ अब भाइबर पनि चलाउँछौँ, फेस हामी कहाँ सबै चल्छ, फेसबुक, टिकटकदेखि लिएर भाइबर, वाट्सएप होइन, विच्याट, इमो, एभ्रिथिङ वी युज टु युज। सो यस्ता खालका चाहिँ सोसल मिडियाहरू पनि यसको प्रयोग गर्ने, आइसिटीको प्रयोग गर्ने मिन्स हुन्छ। अब भोलिपछि तपाईँले यी कुरालाई कसरी क्रिएटिभली गाउँपालिकामा प्रशासकीय अधिकृत भएर जानुभयो वा कुनै कार्यालयमा कार्यालय प्रमुख भएर जानुभयो भने देन हाउ यु क्यान युज दिज सोसल मिडिया एन्ड अदर मिन्स आई अलरेडी मेन्सन इन डेलिभरिङ सर्भिसेस इफेक्टिभली, त्यो चाहिँ ज्यादै फ्रुटफुल हुन्छ है, तपाईँले त्यो चाहिँ जानिराख्नुपर्छ। अब तपाईँको दैनन्दिनी जीवनमा सेवा प्रवाह गर्दा भनौँ न, त्यो सरकारको हिसाबले, कार्यालयको हिसाबले दैनन्दिनी जीवनमा कसरी चाहिँ प्रयोग गर्ने त आइसिटीको, त्यसको मोड अफ युज के हुन्छ, कुन कुन तरिकाले त्यसको प्रयोग गर्न सकिन्छ आइसिटी इन डेली लाइफ, वाट विल बी दि मोर, के गरेर प्रयोग गर्न सकिन्छ वा के क्षेत्रमा कसरी प्रयोग हुन्छ भनौँ न अहिलेलाई, होइन? जस्तो एउटा मेन चाहिँ आइसिटी इन बिजनेस, व्यवसायमा है, सरकारले त व्यवसायको के गर्छ, रजिस्टर गर्छ, लाइसेन्स दिन्छ, रिन्यु गर्छ, अनुगमन गर्छ, कारवाही गर्छ, होइन, रेकर्ड राख्छ, हो त्यो व्यवसायमा, जी टु बी भन्छ नि गभर्मेन्ट र उसको बिचमा, व्यवसायमा आइसिटी इन बिजनेस कसरी प्रयोग गर्न सकिन्छ, के का लागि प्रयोग गर्न सकिन्छ, वा कार्यालय आफ्नै बिजनेस हुन्छ त्यो बिजनेसलाई डिसेमिनेट, प्रचार प्रसार, त्यसको प्रमोसन गर्न एउटा मेजर चाहिँ मार्केटिङमा यसको ज्यादै प्रयोग हुनसक्छ। मार्केटिङ भन्ने बित्तिकै प्राइभेट सेक्टर मात्रै बुझ्नु हुँदैन, तपाईँले तपाईँको अफिसको मार्केटिङ गर्नुपर्ने हुन्छ, यो काम गरिँदैछ, यसरी गरिँदैछ, यसका प्रक्रियाहरू यस्तो हुन्, मैले यो गरेँ, फेरि तपाईँले गरेको कामको सेल गभर्मेन्टले पनि गर्नुपर्ने हुन्छ, सो फर मार्केटिङ। अनि यो चाहिँ अर्को चाहिँ प्रोडक्ट ब्राउजिङ भन्छ, तपाईँको चिज उपभोक्ताले कसरी थाहा पाउने भन्ने कुरा, अहिले तपाईँ अनलाइन सपहरूमा हेऱ्यो भनेदेखि फेसबुक इन्स्टा चलाइरहँदा यति धेरै विज्ञापन आउँछ कि अनलाइन चिजहरूको, होइन, हो त्यो प्रोडक्ट ब्राउजिङ को लागि पनि प्रयोग गर्न सकिन्छ आइसिटीको। अनि किनमेलको लागि डेफिनेटली, अर्को चाहिँ इन्भेन्टरी म्यानेजमेन्ट, अभिलेख व्यवस्थापनका लागि पनि बिजनेसमा चाहिँ आइसिटीको प्रयोग गर्न सकिन्छ। अब यहाँ तपाईँलाई सरकारी कार्यालयलाई काम लाग्ने चाहिँ मार्केटिङ भनेको आफूले गरेको कामलाई बजारमा लिएर आउने कुरा, वा म के गर्छु भन्ने कुरा आम नागरिकलाई जनाउने कुरा, हरेक विदेशतिर गयो भने गभर्मेन्ट अफिसेसहरूको पनि एउटा इन्ट्रोडक्टरी भिडियो हुन्छ, के गर्छ, कसरी गर्छ भनेर फोटो भिजुअल सहितको इन्ट्रोडक्टरी भिडियो हुन्छ, त्यो मार्केटिङ हो त्यसको विषयको। अनि त्यसपछि गएर तपाईँकोमा दिने काम कसरी प्राप्त गर्न सकिन्छ, के प्रक्रिया पुरा गर्न सकिन्छ भनेर वेबसाइटमा गएर एक्सेस गर्ने कुरा चाहिँ वेब अथवा प्रोडक्ट ब्राउजिङ, वेब ब्राउजिङको कुरा भयो, होइन? कारोबार गर्छ होला तपाईँसँग, उदाहरणका लागि सरकारी संस्था छ, खाद्य संस्थान, यसलाई चाहिँ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड भन्ने छ, उसको पनि हामीले यो वर्षबाट अनलाइन सपिङ गरेका छौँ। भनेपछि यहाँ के पाइन्छ भनेर हेर्ने, वेब ब्राउजिङको कुरा भयो भनेदेखि अर्डर गरेर सामान घर घरमै डेलिभरी दिने कुरा, सपिङको कुरा भयो। इन्भेन्टरी म्यानेजमेन्ट भनेको चाहिँ तपाईँको कार्यालयको वस्तु सेवा के अरेहरूको सूचीलाई चाहिँ सिस्टमेटिक राख्ने कुरा, यो चाहिँ आइसिटी इन बिजनेस एउटा भयो, है, व्यवसायमा सूचना प्रविधिको प्रयोग यसरी, यो एकदमै इम्पोर्टेन्ट छ। सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगका तरिकाहरू लेख्नुहोस् भन्यो भने, क्षेत्रहरू लेख्नुहोस् भन्यो भने, होइन, यसरी लेख्न सक्नुहुन्छ। दोस्रो चाहिँ आइसिटी इन फाइनेन्सियल सर्भिसेस, यो वित्तीय सेवामा सूचना प्रविधिको प्रयोग, वित्तीय कारोबारमा सूचना प्रविधिको प्रयोग, जस्तो क्यापिटल मार्केट ट्रान्जेक्सन, होइन, भनेको यो सेयर कारोबारहरू हुन्छ नि, अहिले तपाईँले हिजो मात्रै समाचार सुनिरहेको थिएँ, यति लाखले मान्छेहरू अनलाइन सेयर कारोबार गर्ने बढे, अब फिजिकल्ली गएर गर्नलाई अहिले कोभिडले गर्दा कठिन भयो, भनेपछि आइसिटीको प्रयोग गरेर हामीले यो क्यापिटल मार्केट ट्रान्जेक्सन, पुँजीको कारोबार पनि गर्न सक्छौँ, पुँजी बजारको कारोबार, सेयर बजारको कारोबार, होइन। अर्को चाहिँ फाइनेन्सियल एनालिसिस, अहिले के छ संसारको इकोनोमीको ट्रेन के छ भन्ने कुरा, वा देशभित्रको इकोनोमीको ट्रेन के छ, हामी कहाँ चाहिँ लिक्विडिटीको स्ट्याटस, वा कुनै वस्तुको सेवाको माग र आपूर्तिको अवस्था, अनि मान्छेको लगानीको केन्द्रबिन्दु, ब्याङ्कको इन्ट्रेस्ट रेट, ब्याङ्कहरूको जोखिमपूर्ण लोन, अनि ती सारा रेमिटेन्स आप्रवाहको अवस्था, फरेन करेन्सी रिजर्भको अवस्था, र त्यसले चाहिँ समग्र इकोनोमीको दिशानिर्देश कतातिर गरिराखेका छ भन्ने कुराको विश्लेषण गर्नलाई चाहिँ सूचना प्रविधिको प्रयोग गर्न सकिन्छ फाइनान्सियल एनालिसिसमा। अब त्यो ब्रोडर गभर्मेन्टले भन्दा यी सबै कुरा गर्नुपर्छ, अर्थ मन्त्रालयले यो सबै कुरा गर्नुपर्छ, तर एउटा कार्यालयले मात्रै भन्यो भने चाहिँ मेरो कति बजेट, त्यो बजेट कहाँ कहाँ खर्च भइराखेको छ, कुन कुन जोखिमपूर्ण छ लगानी ठेक्काहरू, अनि त्यसपछि त्यसबाट प्राप्त हुने प्रतिफल कति हुनसक्छ, कस्ट बेनिफिट एनालिसिस कुनै आयोजनाको छनौट गर्दाखेरि कसरी हाई बेनिफिट एस्योर गर्ने गरी गर्ने, यी सारा कुराको एनालिसिस चाहिँ फाइनेन्सियल एनालिसिस विदिन एन अर्गनाइजेसन हो, त्यो गर्नमा पनि आइसिटीको प्रयोग गरिन्छ, गर्न सकिन्छ, गर्नुपर्छ। र डे टु डे ट्रान्जेक्सन चाहिँ नाउ यु क्यान अभोइड द फिजिकल र यो पेपर बेस्ड ट्रान्जेक्सन अनलाइनबाटै तपाईँले बिजुलीको अफिस हुनुहुन्छ तपाईँ भन्ने देन यु सुड नट अथवा निड नट कल युर क्लाइन्ट टु युर अफिस एन्ड ह्याभ ए क्यु बिफोर ए विन्डो. त्यो गर्नु जरुरी छैन, तपाईँले अनलाइनबाटै अहिले हामी कहाँ वालेट, ई सेवा, खल्ती होइन यस्ता खालका थुप्रो छन्, ती चाहिँ गभर्मेन्टका भन्दा पनि प्राइभेट म्यानेज गभर्मेन्टले अनुमति दिएकाहरू हुन्. तिनीहरू मार्फत तपाईँले विद्यालयको फी तिर्न सक्नुहुन्छ, त्यसपछि गएर चाहिँ बिजुलीको बिल तिर्न सक्नुहुन्छ, इन्टरनेट, टेलिफोन, यिनीहरूको शुल्क तिर्न सक्नुहुन्छ होइन. यस्ता सुविधाहरू जुन छ नि, तपाईँ त्यस्तो कार्यालय हो भने कार्यालयले गर्ने वित्तीय कारोबारमा सूचना प्रविधिको प्रयोग गर्नुहोस् हो. त्यो चाहिँ के हो त भन्दा डे टु डे त्यो अफिसियल ट्रान्जेक्सनहरू भए त्यो पनि आइसिटीको प्रयोगबाट. त्यसैले एउटा मैले आइसिटी इन बिजनेस भने, दोस्रो फाइनान्सियल सर्भिसमा यसको प्रयोग भने, तेस्रो चाहिँ आइसिटी इन इन्टरटेनमेन्ट है, यो मनोरञ्जनको हिसाबले सूचना प्रविधिको प्रयोग हुन्छ. जस्तो अब अहिले चाहिँ तपाईँ यु डु नट गो टु दि थिएटर फर वाचिङ मुभी. अब बिस्तारै थिएटरहरू विस्थापित हुन्छन्, तपाईँले पैसा तिरेपछि मोबाइलबाट तपाईँको खाताबाट 100 रुपियाँ ट्रान्सफर गरेपछि मे बी प्रोभेब्ली यु क्यान वाच ए मुभी अनलाइन इन युर टेलिभिजन अर युर कम्प्युटर अर मोबाइल होइन. त्यसैले अब यो फिल्म मार्केट डामाडोल भयो भनिन्छ नि, तर मलाई लाग्छ ए ग्रेट अपर्च्युनिटी हेज बिन क्रिएटेड. अब हल हलमा जानु जरुरी छैन, हलहरूले जुन ठगी गर्थे त्यो जरुरी छैन. तपाईँले राम्रो प्रोडक्ट बनाउनु भयो भनेदेखि र पैसामा इभन तपाईँ एक्लैलाई केही बनाउन मन लाग्यो भनेदेखि युट्युबमा बनाएर तपाईँले चाहिँ अर्न गर्न सक्नुहुन्छ र पैसा पाएपछि मात्रै एक्सेस पाउने गरिकन सिस्टम बनाउन सक्नुहुन्छ. त्यसैले मुभीहरू अब प्रोडक्ट हुन्छन्, त्यसरी प्रड्युस मुभीहरू चाहिँ अब के हुन्छ त भन्दा घरमै टेलिभिजन वा कम्प्युटर यस्तोमा पैसा तिरेर मात्रै एक्सेस पाएर आजबाट रिलिज हुन्छ भनेपछि त्यो दिन मान्छेले हेर्छन्, जति हेरे पनि भयो, हल फुल भयो भन्ने भएन, टिकट पाइएन भन्ने भएन, सो घरमै बसी हेर्न पाइने भयो. त्यसैले इन्टरटेनमेन्टमा यसको प्रयोग हुनसक्छ. बुक्स अब तपाईँले पुस्तक पसलमा गएर किन्नु पर्दैन, अनलाइनमा पैसा तिरेर यु क्यान डाउनलोड एन्ड रिड बुक्स. गेमहरू अहिले हेर्नुहोस्, युथ एन्ड चिल्ड्रेनहरूको फुल इङ्गेजमेन्ट, सोसल नेटवर्किङ, डिजिटल क्यामेरा, प्रिन्टर्स, यिनीहरू चाहिँ के हुन्छ, प्रिन्टर्स भन्दा कसरी इन्टरटेनमेन्ट भन्नु होला, प्रिन्टर्सले चाहिँ आर्टदेखि लिएर कलर प्रिन्टिङदेखि लिएर विभिन्न त्यो खालको मा प्रयोग हुने प्रिन्टर्सहरू, सो यी चाहिँ इन्टरटेनमेन्टमा युज हुने भयो सूचना सञ्चार प्रविधिको डेली लाइफमा, आइसिटी इन इन्टरटेनमेन्ट. अनि आइसिटी इन एजुकेसन हुनसक्छ होइन, शिक्षामा. अब अहिले तपाईँले के गरिरहनु भएको छ, अब म बिहानै उठेर गएको भए मेरो 1 घन्टा समय, अनि त्यसपछि गएर त्यहाँ उभिएर फिजिकल्ली योभन्दा म अहिले आफ्नै बेडमा बसिरहेको छु, बिहान उठेँ, मुखसुख धुएँ होइन, अनि त्यसपछि बसेर तपाईँलाई पढाइरहेको छु, तपाईँ पनि आफ्नै बेडमा वा स्टडी रुममा बसेर सुनिरहनु भएको छ. आई थिङ्क देयर इज नो लेस इफेक्टिभ क्लास. क्लासमा भएको भए अलिअलि हल्ला गर्नुहुन्थ्यो होला, यहाँ चाहिँ म्युट गरिदिएको छ, हल्ला पनि छैन होइन. अनि इन्डिभिजुअलको हिसाबले फाइदा पनि छ तपाईँलाई अननेसेसरी त्यो उसमा बस्नुभन्दा. त्यसैले यो एजुकेसनमा हुनसक्छ होइन. त्यस्तै गरिकन यो चाहिँ डिजिटल लाइब्रेरी अथवा यिनीहरूमा एजुकेसन अन्तर्गत, अनि त्यस्तै गरिकन अरू तरिकाले जस्तो युज अफ डिफ्रेन्ट वेबसाइट्स एन्ड वेब पेजेस फर गेनिङ नलेज, हामीले गुगल लगायतकाको जुन प्रयोग गर्छौँ, यो सबै आइसिटी इन एजुकेसन हो, सूचना प्रविधिको प्रयोग केमा, यो चाहिँ शिक्षामा र इभन क्लासरुम टिचिङमा पनि तपाईँले प्रयोग गर्ने पावर पोइन्ट, अनि त्यो पावर पोइन्टमा लिङ्क दिएर इन्टरनेटको प्रयोग गरेर त्यहीँ क्लिक गरेर इक्जाम्पल, स्टोरी, एक्सप्लानेसन, डेटा देखाउने कुरा होइन, यो सबै तपाईँ त्यहाँ प्रयोग गरिने जुन हार्डवेयर सफ्टवेयर हुन्छ त्यो पनि आइसिटीकै प्रयोग हो. अर्को चाहिँ डेफिनेटली विभिन्न डेली लाइफका विभिन्न क्षेत्रहरू मैले भन्दै आउँदा लास्टमा चाहिँ अब तपाईँको आजको टपिक चाहिँ आइसिटी इन पब्लिक सर्भिस, सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग. अब पब्लिक सर्भिस इज ए ब्रोडर, तपाईँलाई मैले पढाइसकेको छु, पूर्वाधारसँग सम्बन्धित हुनसक्छ, शिक्षा स्वास्थ्यसँग सम्बन्धित, त्यसैले अघि भनेका क्षेत्र पनि यहाँ ओभरल्याप गर्छन् होइन. यी पब्लिक सर्भिसमा यसको प्रयोग गर्ने कुरा चाहिँ यो अर्को हुन्छ. तर अब यो पब्लिक सर्भिसमा गर्दाखेरि चाहिँ खास गरिकन 3 मोडमा गरिन्छ. विद्युतीय शासनमा पनि मैले भनेको थिएँ, G2B गभर्मेन्ट एन्ड बिजनेसेस, अघि जुन मैले सुरुमा आइसिटी इन बिजनेस भने नि, त्यो पनि सेवा प्रवाह हो। सरकारले व्यवसायीहरूसँग गर्ने कारोबारमा सूचना सञ्चार प्रविधिको प्रयोग गर्यो भने G2B मोडमा पब्लिक सर्भिस डेलिभरी गर्दाखेरि। दोस्रो G2G मोडमा सरकार र सरकारका बिचमा, अहिले हामीले विभिन्न मुलुकसँग यो यस्तै अनलाइनमा कन्फरेन्सहरू गर्छौँ, बायोलेटरल टकहरू गर्छौँ, निगोसिएसन गर्छौँ, मिटिङ गर्छौँ। यो G2G भयो भने देशभित्रै पनि सङ्घीय प्रदेश र स्थानीय सरकारहरूका बिचमा, तपाईँले कहिलेकाहीँ टिभीमा देख्नुहुन्छ मोदीले प्रदेशका चाहिँ उहरूसँग मुख्यमन्त्रीहरूसँग बैठक गरेको, हाम्रो प्रधानमन्त्रीले प्रदेशका मुख्यमन्त्रीहरूसँग बैठक गरेको। सो G2G अनि ट्रान्जेक्सन गर्दाखेरि पनि सरकार सरकारका बिचमा, सरकारी कार्यालय र सरकारी कार्यालयका बिचमा, यो सबै चाहिँ G2G भयो भनेदेखि। अर्को C2G हुन्छ, C2G वा G2C भने पनि भयो, जनता र सरकारका बिचमा, सरकार र जनताका बिचमा सेवा प्रवाहका क्रममा चाहिँ यसरी हामीले के गर्छौँ त भन्दाखेरि सूचना सञ्चार प्रविधिको प्रयोग गर्छौँ साधन सेवा प्रवाहमा है। अब लु लेट्स बिकम फोकस अन सर्भिस डेलिभरीमा मात्रै भएर हेरौँ त एकचोटि, आइसिटी इन सर्भिस डेलिभरी सेवा प्रवाहमा चाहिँ यो सूचना सञ्चार प्रविधिको कसरी प्रयोग हुन्छ, यो भनेको के हो भन्यो भनेदेखि चाहिँ, यो चाहिँ सेवाको योजना गर्ने कुरा, सेवा प्रवाहको प्लानिङ गर्ने कुरा, सेवाको उत्पादन गर्ने कुरा, सेवाको आपूर्ति गर्ने कुरा, सेवाको वितरण गर्ने कुरा र मूल्याङ्कन गर्ने कुरामा सूचना सञ्चार प्रविधिका माथि भनेका विभिन्न विधिहरू, कम्प्युटर, इन्टरनेट अनि एप्लिकेसन, सफ्टवेयर, वेब पेज लगायतका, सोसल मिडिया भनेर मैले भने नि, ती माथिका मिन्सहरू, ती विधिहरूको सेवा प्रवाह सम्बन्धी योजना गर्दा, सेवाको उत्पादन गर्दा, सेवाको भण्डारण गर्दा, आपूर्ति गर्दा, वितरण गर्दा र मूल्याङ्कन गर्दा, ती सूचना तथा सञ्चार प्रविधिका विधिहरूको प्रयोग गर्नलाई चाहिँ हामी सेवा प्रवाहमा सूचना सञ्चार प्रविधिको प्रयोग भनेर भन्छौँ। यति बुझ्नु पर्यो। अब अघि नै मैले भनिहालेँ त्यो के को प्रयोग गर्न सक्छौँ, कम्प्युटरको गर्न सक्छौँ, इन्टरनेटको गर्न सक्छौँ, टेलिकम्युनिकेसनको गर्न सक्छौँ, सोसल मिडियाको गर्न सक्छौँ, भर्चुअल नेटवर्कहरूको गर्न सक्छौँ, वेब पेजको, एप्लिकेसनको, भर्चुअल प्लेटफर्मको, यस्ता मिन्सहरूको, अरू अरू विभिन्न मिन्सहरू हुनसक्छन्, ती मिन्सहरूको प्रयोग गर्न सक्छौँ। देन वाट इज द पर्पस, के का पर्पसले भन्दाखेरि, सेवा प्रवाह प्रक्रियामा सरलीकरण गर्न, सहजता कायम गर्न, शीघ्रता कायम गर्न, लागत र मूल्यलाई कम गर्न र गुणस्तरलाई अभिवृद्धि गर्न है। यो मैले अहिले भनेका कुरा एकदमै इम्पोर्टेन्ट छन्, महत्त्व, उद्देश्य, यो सबै कुरा यसैमा हो। नम्बर एक, प्रक्रियालाई सरलीकरण गर्न, होइन, प्रक्रियालाई सरलीकरण गर्न। दोस्रो चाहिँ त्यो प्रक्रियालाई नै जनता उपभोक्ताका लागि सहज बनाउन, सेवामाथिको पहुँच र उपयोगलाई सहज बनाउन। नम्बर तिन, के गर्नका लागि त भन्दाखेरि, सेवाको लागत र मूल्य घटाउन, कस्ट एन्ड प्राइस अफ सर्भिसेस, लागत र मूल्यलाई घटाउन। र अर्को, गुणस्तरलाई अभिवृद्धि गर्न र समग्र सेवा प्रवाह प्रक्रियामा सुधार गर्न, यसमा चाहिँ सूचना सञ्चार प्रविधिको प्रयोग गर्ने हो है सेवा प्रवाह गर्दाखेरि। त्यसपछि अब यसमा मैले अघि मैले सर्भिस डेलिभरीका तिनवटा मोड मेजर भनेको थिएँ, त्यसलाई पनि अझै टुक्र्याएर हामीले चाहिँ पाँचवटा मोडमा व्याख्या गर्न सक्छौँ, तर यो धेरै महत्त्वपूर्ण छ। अहिले मैले जे भन्दैछु अब त्यसलाई चाहिँ कान खोलेर सुन्नु होला, सकेको टिपे पनि भयो होइन। अनि यो ह्यान्ड हाउस त मैले तपाईँलाई सेयर गर्न सक्छु, तर अल इज इन इङ्ग्लिस, त्यो भएकोले नेपालीमा चाहिनेहरूले अलिक टिप्नु पनि पर्छ, तर नबुझ्ने केही हुँदैन। यसको नेपालीभन्दा धेरै भोकाबुलरीहरू चाहिँ अङ्ग्रेजी नै प्रयोग गर्नुपर्ने पनि हुन्छ। अब एकछिन ल, आइसिटीको सर्भिस डेलिभरीमा अघि मैले भने नि, विभिन्न उद्देश्यले प्रयोग हुने, अब माथिका मिन्सहरूको प्रयोग गरेर गर्ने भन्ने सबै कुरा गरिसकेपछि, कुन कुन मोडमा, मोड पनि मैले छोटो त भने, तर त्यो मोडभित्र चाहिँ के गरेर प्रयोग हुन्छ त त्यसको भन्ने कुरा अलिकति हेराउ न त एकछिनलाई। सरकार र जनताका बिचमा, सरकारी कार्यालय र जनताका बिचमा, कर्मचारी र जनताका बिचमा सेवा प्रवाह गर्ने क्रममा चाहिँ कसरी आइसिटीको प्रयोग हुन्छ भन्दा, एउटा चाहिँ यो रजिस्ट्रेसनमा, दर्तामा निवेदन दर्ता गर्नु पर्यो, तपाईँले फारम दर्ता गर्नु पर्यो, कसैले संस्था दर्ता गर्नु पर्यो, कसैले उद्योग दर्ता गर्नु पर्यो, कम्पनी दर्ता गर्नु पर्यो, जन्मेको मान्छे दर्ता गर्नु पर्यो, मरेको मान्छे दर्ता गर्नु पर्यो, होइन। रेजिस्ट्रेसनमा सूचना प्रविधिको प्रयोग, यो एउटा मेजर सर्भिस हो पब्लिक सर्भिसको। त्यसैले अनलाइन सर्भिसेस अनि रेजिस्ट्रेसन, अनलाइनबाटै रेजिस्ट्री गर्न सक्ने कुरा, होइन। दोस्रो चाहिँ यो केका लागि भन्दाखेरि ट्याक्सेसनमा धेरै तपाईँ हामीले जनता भइसकेपछि के कारण ल्याउँछ, म्युट गर्नु है सबैको हल्ला कसको आइरहेको छ, को बोलिरहनु भएको छ म्युट गर्नुहोस्। अनि दोस्रो चाहिँ ट्याक्सेसनमा हामी नागरिक भइसकेपछि हाम्रो एउटा मेजर कर्तव्य राज्यलाई कर तिर्नु हो, आफूले गरेको आम्दानीको र कारोबारको बापतको कर तिर्नु हो। त्यसमा सूचना अनलाइन मार्फत वा चाहिँ यो आइसिटीको प्रयोग गरेर गर्न सक्छौँ। अर्को चाहिँ रेसिडेन्सी सर्भिसेस भन्छ, आवाससँग सम्बन्धित सेवाहरू, तपाईँले घरलाई दर्ता गर्नु पर्यो होला अथवा यसको वार्षिक ट्याक्स तिर्नु पर्यो होला, बिजुली जोड्नु पर्यो होला र बिजुलीको चाहिँ चार्जेस तिर्नु पर्यो होला, खाने पानी, सरसफाई, ढल निकास, फोहोर व्यवस्थापन, होइन सुरक्षा, तपाईँको आवास बसोबासको सुरक्षा, यी सारा कुरा चाहिँ रेसिडेन्सी सर्भिसेसभित्र पर्छन्। हो त्यो सूचना प्रविधिको प्रयोग गरेर गर्न सकियो। अर्को चाहिँ त्यसैमा युटिलिटी पेमेन्ट भन्ने आइहाल्यो, रेसिडेन्सी सर्भिसेसमै युटिलिटी पेमेन्ट छुट्टै लेखे पनि भयो। अर्को सिम्पली काउन्सिलिङ, तपाईँलाई कुनै पनि कुराको, अब अहिले यस्तो कोभिडको अवस्था छ, हाम्रो सरकारलाई त्यो कुनै मतलबै छैन, नेताहरूलाई मन्त्री प्रधानमन्त्रीलाई त मन्त्री कसरी फेर्ने, कसको के कहाँ बैठक, पार्टीमा के मिलाउने भन्दै ठिक्क छ, अरू कुनै चासो छँदै छैन। तर अहिले म्यासिभ काउन्सिलिङ जरुरी छ, त्यो काउन्सिलिङ चाहिँ हाम्रा निकायहरूले अनलाइन मार्फतै गर्न सक्छन् होइन, अथवा चाहिँ आइसिटीको प्रयोग गरेर गर्न सकिन्छ। इन्फर्मेसन डिस्क्लोजर, सरकारले जनतालाई दिनुपर्ने सूचना सरल सहज रूपमा दिनका लागि चाहिँ आइसिटीको प्रयोग गर्न सकिन्छ। अहिले त हाम्रो ट्विटर, फेसबुक जस्ता सोसल मिडियाहरूमा कोभिडबाट बच्ने उपायहरूको विषयमा सरकारका अथेन्टिक इन्फर्मेसनहरू एकदमै अपडेट भइरहनु पर्ने होइन, भनेपछि त्यो इन्फर्मेसन डिस्क्लोजरमा गर्न सकिन्छ। एजुकेसनमा, हेल्थमा, एउटा इम्पोर्टेन्ट चाहिँ ओपिनियन एन्ड कम्प्लेन्टमा, जनताको के विचार छ त, अहिले कुनै निर्णय लिनुभन्दा अगाडि लकडाउन गर्ने कि नगर्ने भन्दा, वाइ डजन्ट ए मिनिस्ट्री अफ हेल्थ एज ए सफ्टवेयर, अनि जुन चाहिँ एकदमै ह्यान्डी होस्, सबै नागरिकले त्यसमा आफ्नो ओपिनियन दिन सकुन् र त्यो बुझेर एकदम सिम्पल 10 वटा प्रश्नको यस नोमा टिक लगाउने फर्म भरेपछि, अनि यतिजना मान्छे सहभागी भए, 5 लाख मान्छे त्यो सर्वेमा सहभागी भए, त्यो मध्ये चाहिँ 8 लाखले लकडाउन गर्नुपर्छ भन्यो भने अनि निर्णय लिने हो सरकारले। सो यसरी हामीले कम्प्लेन्ट र ओपिनियन बिल्ड गर्न पनि आइसिटीको प्रयोग गर्न सक्छौँ। अब तपाईँकै सेवाको विषयमा होइन, त्यसमा तपाईँले कुनै पनि सफ्टवेयर चलाउनु भयो भने वा तपाईँलाई एकचोटि भाइबरमा फोनमा कुरा गर्नुभयो भने त्यो फोन काटेपछि कतिको सेटिस्फाइड हुनुभयो भनेर त्यसले एउटा क्वेसन सोध्छ के, अनि त्यसको सर्वे, अनि तपाईँले कुनै पनि एप्स डाउनलोड गर्दा स्टार देख्नुहुन्छ नि, 4 स्टार, 5 स्टार, यतिवटाको रिभ्यू भन्ने हो, दिज आर द थिङ्स। पब्लिक सर्भिस डेलिभरीमा पनि तपाईँले गर्न सक्नुहुन्छ, अनलाइनबाट सेवा दिनुहुन्छ तर सेवा पाएपछि उसलाई त्यसको चाहिँ फिडब्याक दिन लगाउनुहोस्। लोकसेवाको फारम भर्दा कति समय लाग्यो, कतिको झन्झटता भयो, तपाईँलाई सहज भयो भएन भन्ने चाहिँ त्यसपछि त्यसको रिभ्यू लिनु, यो कम्प्लेन्ट र ओपिनियन को तरिकाबाट चाहिँ G2C सर्भिसेस हुन्छ। लाइसेन्स र रिन्युअल, तपाईँले लिने अनुमति पत्र, चालक अनुमति पत्रदेखि अरू कारोबार गर्ने अनुमति पत्र, त्यसको नवीकरण गर्नुपर्छ। क्रेडिट सर्भिसेस, ऋण लिने प्रक्रिया, ब्याङ्कमा जाँदा जान लिनलाई अवेरनेस एन्ड वार्निङ पनि अनलाइन सिस्टमबाट बिल्डअप गर्न सकिन्छ, सहभागिता सुनिश्चित गराउन सकिन्छ। सब्सिडी र बेनिफिट, ऊ यो चाहिँ तपाईँलाई एकछिनलाई बेरोजगार भत्ता दिने भन्यो, लाइन लाग्नु किन पर्यो र, तपाईँको खातामा हालिदिने किन नगर्ने, तपाईँले सानो कारोबार कृषिको कमर्सियल खेती गर्दै हुन्छ, गभर्मेन्टले यति सब्सिडी दिन्छु भनेको छ, वाइ डज नट इट प्रोभाइड यो इन ए इन्टरनेट सिस्टम अर तपाईँकोमा अनलाइन सिस्टमबाटै उसले दिने होइन। त्यसैले बेनिफिट, सब्सिडी, वृद्ध भत्ताहरू चाहिँ सम्बन्धित व्यक्तिको खातामा अटोमेटिक ढङ्गले पठाइदिने, यो चाहिँ के हो त भन्दा सब्सिडिज बेनिफिटको कुरा भयो होइन। अनि हटलाइन र टोल फ्री टेलिफोन नम्बरहरू, सर्भिसेसहरू, युज अफ सोसल मिडिया भइहाल्यो, यी सबै कुरा सेवा प्रवाहमा प्रयोग गर्नु चाहिँ के हो त भन्दा G2C हो। तपाईँले यस्ता यस्ता कुराहरू प्रयोग गर्न सक्नुहुन्छ नागरिकलाई सेवा दिने क्रममा, यस्ता कुरामा सूचना प्रविधिको प्रयोग गरेर म्यानेज गर्न सक्नुहुन्छ। दोस्रो चाहिँ G2B वा C2B, G2B होइन C2B, C2B भनेको चाहिँ उपभोक्ता जन र जनता भनौँ न, उपभोक्ता सेवाग्राही र व्यवसायीका बिचमा पनि त सेवा प्रवाह हुन्छ, त्यो बेलामा चाहिँ ई कमर्स, यसको व्यवस्थापन सरकारले गरिदिनु पर्ने भएको भएर यहाँ चाहिँ राखिएको सेवा प्रवाहमै, अहिले हामीले ई कमर्स बिल भनेर ड्राफ्ट गर्दैछौँ उद्योग वाणिज्य मन्त्रालयले ई कमर्स। अब त्यो भनेको चाहिँ के हो त भन्दा, तपाईँ विदेश जानुभयो भने क्यास लिएर बजार गयो भने सामान किन्न पाइँदैन, सबै क्यासलेस हुन्छ होइन। भनेको मतलब सबै कार्ड नम्बर यो चाहिँ ले चाहिँ तपाईँको खाताबाट अटोमेटिक त्यो पसलेको खातामा जान्छ। त्यसलाई भन्छ ई बिजनेस, सबै कुरा ई यो इलेक्ट्रोनिक मिन्सबाट हुने लाई ई बिजनेस भन्छ। हो त्यसको लागि पूर्वाधार बनाइदिने, प्रणाली बनाइदिने, नियमन र नियन्त्रण गर्नलाई ऐन कानुन नियम बनाइदिने यो काम चाहिँ सरकारले गर्नुपर्ने भएर, यो सी टु बी जनता र व्यवसायी बीचमा सेवा लेनदेनका क्रममा सूचना प्रविधिको प्रयोग गर्ने हो यो मोड चाहिँ। र यसमा चाहिँ ई कमर्स पर्छ मेन। अब यसमा चाहिँ डिजिटल प्लेटफर्मको प्रयोग गरेर इन्फर्मेसन लिने, ट्रान्जेक्सन गर्ने, डेलिभरी गर्ने, पेमेन्ट गर्ने, गुड र सर्भिसको, यो चाहिँ ई कमर्सभित्र पर्छ। त्यसैले सी टु बीमा ई कमर्स प्रयोग गर्न सकियो। अर्को चाहिँ जी टु बी, अब सरकार र व्यवसायीका बिचमा त माथि पनि अघि मैले भने ई गभर्नेन्स पढ्नु भएको छ। यसमा खास गरी ई ट्याक्सेसन, व्यवसायीले मेजर सरकारसँग कन्फ्रन्ट गर्ने वा ट्रान्जेक्सन गर्ने भनेको कर तिर्ने, सरकारले कर उठाउने, ई ट्याक्सेसन अनलाइनबाटै चाहिँ ट्याक्स तिर्न सक्ने, ई लाइसेन्सिङ कुनै व्यवसायको लाइसेन्स दिने, रिन्युअल त्यसको नवीकरण गर्ने, ई प्रोक्युरमेन्ट कुनै सेवा वस्तुको खरिद गर्दाखेरि अनलाइन टेन्डर र अनलाइन खरिद गर्न सकिने ई प्रोक्युरमेन्ट, अनलाइन रिपोर्टिङ के भइराखेको छ भन्ने कुरा चाहिँ त्यहीँ गएर अनुगमन गरेर है सारा हेरेर गर्नु नपर्ने, यहाँ चाहिँ एक ठाउँमा सेन्ट्रल उसमा बसिकन सर्भरको प्रयोग गरेर अनलाइन रिपोर्टिङ गर्न सकिने अटोमेटिक रूपमा होइन। त्यस्तै गरिकन रेगुलेसन पनि त्यसैको आधारमा गर्न सकिने, अनि सूचनाहरूको आदान प्रदान व्यवसाय र सरकारका बिचमा पनि अनलाइन गर्न सकिने, यो चाहिँ जी टु बी मोड अफ युज अफ आइसिटी इन सर्भिस डेलिभरी हो भने। अर्को जी टु जी अघि नै भनिहालेँ, सरकार र सरकारका बिचमा चाहिँ के हुन्छ त भन्दाखेरि जी टु जी चाहिँ ई एडमिनिस्ट्रेसन, त्यसको मैले अघि लामो व्याख्या गरेँ, विद्युतीय प्रशासन, अनलाइन इन्फर्मेसन सेयरिङ, अघि मैले सूचनाको इन्टिग्रेसन वडामा दर्तादेखि राष्ट्रिय तहसम्म भने नि हो त्यो इन्फर्मेसन सेयरिङ हो, निर्वाचन आयोगको मिल्दो तथ्याङ्क, गृह मन्त्रालयलाई केही चाहिन्छ भने छुट्टै तथ्याङ्क प्रणाली बनाउनु परेन, त्यसैलाई चाहिँ गरिदिए हो। अब तपाईँलाई यो मान्छे बेरोजगार हो कि होइन भनेर पत्ता लाउनु पर्यो भनेदेखि त्यो मान्छे सामाजिक सुरक्षा कोषमा दर्ता भएको छ कि छैन भनेर हेर्ने बित्तिकै थाहा भइहाल्छ। सामाजिक सुरक्षा कोषमा दर्ता भएर योगदान गरिराखेको मान्छे रोजगार हुन्छ। अर्को चाहिँ त्यो कम्पनीको कम्पनी रजिस्ट्रारको कार्यालयमा हेरे, उसको दर्ता भयो, उसको कुनै बिजनेस व्यवसाय दर्ता भएको छ कि छैन भनेर हेरे भइहाल्छ, वा पिआइएसमा सरकारी कार्यक्रम कार्यालयमा पो कहीँ जागिर गर्छ कि भनेर हेरे भइहाल्छ। त्यो तर त्यो तिनवटामा सबैमा एउटा एउटा हेर्ने होइन कि, पिआइएसको, कम्पनी रजिस्ट्रारको कार्यालयको, उद्योग विभागको, वाणिज्य विभागको, व्यापार व्यवसायमा कुनै लाइसेन्स लिएर काम गरिरहेछ कि, त्यसपछि गएर सामाजिक सुरक्षा कोषको, सरकारले रोजगारी दिने कुनै कार्यक्रम छ भने त्यो रोजगारीका कार्यक्रममा दर्ता भएको को तथ्याङ्कहरूलाई इन्टिग्रेट गरिदिएपछि अब के हुन्छ त भन्दा, त उसले म बेरोजगार हो भनेर फारम भर्ने बित्तिकै ती सबैमा चेक गर्छ प्रोसेसिङ सिस्टमले, र यो मान्छे सामाजिक सुरक्षामा आबद्ध छ वा कम्पनी रजिस्ट्रारको कार्यालयमा यस्तो कम्पनीको ओनरका रूपमा छ होइन आदि भनेर रिजेक्ट गरिहाल्छ, यु आर नट इलिजिबल भनेर कम्प्युटरले नै देखाइदिन्छ। त्यसैले यो चाहिँ यो इन्फर्मेसन सेयरिङ सिस्टम गरेर जी टु जीका बिचमा यो सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिन्छ। डिजिटल मोनिटरिङ एन्ड सुपरभिजन, अनलाइन फाइनेन्सियल ट्रान्जेक्सन, यी पनि जी टु जीमा भयो भने, अर्को सी टु सीमा पनि त हुन्छ सर्भिस डेलिभरीका क्रममा, जनता र जनता बिच, कस्टमर र कस्टमर बिच। जस्तै यसमा के गर्न सकिन्छ त भन्दाखेरि, एउटा चाहिँ ओपिनियन बिल्डिङमा डिजिटल मिन्सको प्रयोग गर्न सकिन्छ, जनताको फिडब्याक लिने कुरा, राय सुझाव लिने कुरा, कम्प्लेन सुन्ने कुरा होइन। अर्को चाहिँ क्याम्पेनिङ गर्नका लागि पनि आइसिटीको प्रयोग गर्न सकिन्छ, पिपुल्स क्याम्पेनिङ गर्नका लागि। त्यस्तै गरिकन पिसफुल मुभमेन्ट एन्ड डेमोन्स्ट्रेसन, एनफ इज एनफ भन्ने डेमोन्स्ट्रेसन भयो नि, मुभमेन्ट भयो नि, निकै पपुलर भयो, त्यो के हो त भन्दाखेरि ट्विटर फेसबुक मार्फत त्यो जन्मिएको संस्था हो होइन। यस्तो खालको मुभमेन्ट पिसफुल डेमोन्स्ट्रेसन सरकारलाई प्रेसर दिनका लागि जनता जनता सङ्गठित हुने सूचना सेयर गरेर, अनि एडभोकेसी गर्न मानव अधिकार आदिका विषयमा होइन, कमेन्ट्स एन्ड रियाक्सन अगेन्स्ट गभर्मेन्ट सर्भिसेस एन्ड एक्टिभिटिज, सरकारले गरेको कुनै पनि निर्णयको समाचार हेर्नुहोस्, त्यसको तल कमेन्टहरू हेर्नुहोस्, ट्विटर हेर्नुहोस् होइन, फेसबुक हेर्नुहोस्, हो यस्ता मिडिया। यसमा चाहिँ मान्छेहरू के हुन्छन् त भन्दा, आबद्ध हुन्छन्, सङ्गठित हुन्छन् र एकजुट भएर प्रेसर बिल्डिङ गर्नका लागि मैले भनेको तिनवटा फोर्स, एउटा लिगल फोर्स राज्यको, इकोनोमिक फोर्स प्राइभेट सेक्टरको, सोसल फोर्स भनेको चाहिँ पावर भनेको चाहिँ पिपुलको हो, त्यो सोसल पावर जेनेरेट गर्न र त्यसको आधारमा सरकारलाई दबाब दिन, एडभोकेसी गर्न, पैरवी गर्न चाहिँ यस्ता माध्यमहरूको प्रयोग गर्न सकिन्छ, सी टु सी मोड अफ सर्भिस डेलिभरीमा हो। यी कुराहरू धेरै इम्पोर्टेन्ट छन् है, कसरी युज हुन्छ भने, देन लेट्स टक अबाउट द एडभान्टेज, लेट्स टक अबाउट द इम्पोर्टेन्स, लेट्स टक अबाउट द अब्जेक्टिभ अफ आइसिटी, यसको उद्देश्य, महत्त्व, होइन फाइदा के हो भन्दाखेरि, वास्तवमा मैले अघि 5 कुराहरू लेखाएको थिएँ क्याटेगोरिकल्ली, त्यही नै हो, तर अब 5 आयो भने 10 पोइन्ट लेख्नुपर्ने भएर यहाँ अलिकति इलाबोरेटेड। यसले चाहिँ नम्बर 1 के गर्छ भने, इट रिड्युसेस प्रोसेस टाइम कस्ट एन्ड लेबर, है यसले चाहिँ प्रक्रियालाई कम गर्छ, समयलाई कम गर्छ, लागतलाई कम गर्छ, श्रमलाई कम गर्छ। आइसिटीको प्रयोग गरेपछि फिजिकल श्रम पनि कम गर्नुपर्छ, यसको लागत पनि घट्छ, समय पनि घट्छ, प्रक्रिया पनि घट्छ, त्यसैले 4 कुरा घटाउँदो रहेछ यसले, है रिड्युसेस प्रोसेस घटाउँदो रहेछ, टाइम घटाउँदो रहेछ, कस्ट घटाउँदो रहेछ, लेबर घटाउँदो रहेछ, है एक नम्बर। 2 के बढाउँछ त यसले भन्दा, 4 कुरा बढाउँछ यसले, प्रोडक्टिभिटी बढाउँछ, उत्पादकत्व, एउटै मान्छेले आइसिटीको प्रयोग नगर्दा जति काम गर्थ्यो त्यसको कैयौँ गुणा, सयौँ गुणा बढी काम उसले गर्न सक्छ, उत्पादकत्व बढाउँछ, प्रोडक्सन बढाउँछ, उत्पादनै बढाउँछ, त्यसबाट उत्पादकत्व बढाउँछ प्लस उत्पादन बढाउँछ, क्वालिटी बढाउँछ र कभरेज पनि बढाउँछ, है उत्पादन 2 P एउटा क्यू र एउटा सी बढाउँदो रहेछ, उत्पादन, उत्पादकत्व, गुणस्तर र कभरेज, जति सेवा दिन सकिन्थ्यो सूचना प्रविधिको प्रयोग नगर्दा त्यसको गरेपछि धेरै मान्छेलाई वाइडर कभरेजमा दिन सकिन्छ, जसले प्रोडक्टिभिटी, प्रोडक्सन, क्वालिटी र कभरेज। यसले केलाई मजबुत बनाउँछ भन्दा, इफिसियन्सी र इफेक्टिभनेस, यो कुशलता र प्रभावकारिता बढाउँछ, आइसिटीको प्रयोगले चाहिँ सर्भिस डेलिभरीको कुशलता र प्रभावकारिता बढाउँछ, यो सबै सर्भिस डेलिभरीको है, सर्भिस डेलिभरीको कुशलता र प्रभावकारिता बढाउँछ। अर्को यसले चाहिँ पारदर्शिता र उत्तरदायित्वको प्रवर्धन गर्छ, इट प्रमोट्स ट्रान्सपेरेन्सी एन्ड अकाउन्टेबिलिटी विच इज दि भेरी बज वर्ड अफ गभर्नेन्स एट प्रेजेन्ट, यो चाहिँ शासनमा यी कुरा हुनुपर्छ भनेर भनिन्छ, त्यसैले पारदर्शिता र उत्तरदायित्व पनि यसले बढाउँछ। अर्को चाहिँ द एनामोलिज द के भन्ने क्यान्सर अफ गभर्नेन्स सिस्टम अर डेलिभरी सिस्टम चाहिँ करप्सन र इरेगुलारिटिज हो, हो त्यो करप्सन र इरेगुलारिटिज घटाइदिन्छ यसले, भ्रष्टाचार र अनियमिततालाई कम गरिदिन्छ। अर्को चाहिँ आइसिटीको प्रयोगले चाहिँ टाइमली र इभिडेन्स बेस्ड डिसिजन गर्न सकिन्छ, सेवा प्रवाहमा समयमै यो तथ्यमा आधारित निर्णय गर्न सकिन्छ। अघि मैले धेरै लामो व्याख्या गरेँ नि कसरी डेटाहरू चाहिँ प्रोसेसिङ, स्टोरेज, एनालिसिस हुन्छ, त्यस्तो डेटाको प्रयोग गरेर इभिडेन्स बेस्ड डिसिजन मेकिङ एन्ड टाइमली डिसिजन मेकिङ, किनभने इफ यु डु ह्याभ इन्फर्मेसन स्टोरेज, इन्फर्मेसन सिस्टम, देन इमिडिएटली यु क्यान एक्सट्र्याक्ट है, डिसिजन गर्नलाई त इन्फर्मेसन चाहिन्छ, सूचना चाहिन्छ, त्यही भएर हाम्रा डिसिजन कार्यान्वयन हुँदैनन् किनभने हचुवामा हामीले डिसिजन गरेका हुन्छौँ, हामीसँग इन्फर्मेसनै हुँदैन, अनि इन्फर्मेसन सहितको डिसिजनलाई इभिडेन्स बेस्ड डिसिजन भन्छ, तथ्यमा आधारित निर्णय भन्छ, तथ्यमा आधारित निर्णय चाहिँ कार्यान्वयन हुन्छ। हामी कहाँ आउँछ नि, ए नेपालमा कोभिड यस्तो उस्तो सब हावादारी कुरा होइन, युवालाई मात्रै लागेको छ अनि त्यसपछि मृत्युदर यति छ, यी चाहिँ किनभने हाम्रो स्याम्पलिङै ठिक छैन, मेथोडोलोजी ठिक छैन, टेस्टिङ ट्र्याकिङको प्रणाली ठिक छैन, अनि त्यसपछि एकदम अभियस नोन रिजन छ, सुरुमा युवै युवालाई मात्रै लाग्यो, हाम्रोमा अचम्म भयो भनेर आयो के, एकदम त्यो जतिको सुपरफिसियल र हावादारी केही पनि होइन, त्यो स्वाभाविक थियो, त्यसमा कुनै, किनभने हामीले विदेशबाट नेपाल आउने युवा हुन्थे, युवा गएका हुन्थे, अनि त्यो चाहिँ ट्रान्समिटेड केस हुन्थ्यो, त्यस्ता युवामा मात्रै लाग्थ्यो, अनि हामीले जाँच्यौँ कसलाई, ती युवालाई ल्याएर भारतबाट क्वारेन्टाइनमा राख्यौँ, तिनको मात्रै जाँच, युवाको मात्रै आयो, अनि मर्ने पनि एउटा दुइटा मरेका युवा मात्रै भए होइन, अनि त्यसपछि नेपालमा अब भनौँ न कोभिडबाट महिलाको मृत्यु एकदम कम छ, महिला सङ्क्रमित कम छन्, किन हाम्रोमा कल्चरल्ली के छ, महिला घरभित्रै बस्छन्, बाहिर निस्किँदैनन्, अब अहिले चाहिँ महिलाको सङ्क्रमण बढ्दै गयो, बुढाबुढीको सङ्क्रमण बढ्दै गयो, किन कम्युनिटी लेभलमा यो पुग्यो है, त्यसैले यो तथ्यको एनालिसिस नगरिकन गरेका विश्लेषण, त्यसका परिणाम, त्यसका प्रतिवेदन, त्यसका निर्णय कुनै काम लाग्ने खालका हुँदैनन् हामी, त्यसैले एकदम सुपरफिसियल हिसाबले गर्छौँ र हाम्रा डिसिजनहरू इम्प्लिमेन्टेसन हुँदैन, तर डेटाबेस भयो भने चाहिँ देन इट विल बी भेरी इजी है, त्यो सजिलो हुन्छ र इभिडेन्स बेस्ड डिसिजन गर्न सकिन्छ र समयमै निर्णय पनि लिन सकिन्छ। अर्को चाहिँ यो हेल्प्स इन्क्रिजिङ पार्टिसिपेटरी अप्रोच, सेवा प्रवाहमा सहभागितामूलक प्रणालीको प्रयोग गर्न, सहभागितामूलक पद्धतिको प्रयोग गर्न सकिन्छ। अब यसमा त जसलाई जसलाई सहभागी हुन दिए पनि भयो नि, फिडब्याकका लागि, इन्टरेक्सनका लागि, कम्प्लेनका लागि, होइन, यो चाहिँ सहभागिता बढाउँछ सूचना प्रविधिको प्रयोगले सेवा प्रवाहमा। खालि प्रवाहमा मात्रै, लिने दिनेमा मात्रै नभइकन मापदण्ड नियम बनाउँदाखेरि त्यसमा सुधारको प्रयत्न गर्दा सहभागिता गराउन सकिन्छ। अर्को चाहिँ यसले परिवर्तन व्यवस्थापन र प्रशासन सुधारमा मद्दत गर्छ। सेवा प्रवाह चाहिँ प्रशासन मार्फत हुने हो, अनि त्यो प्रशासन संयन्त्र प्रणाली संरचना मान्छेको व्यवहारमा चाहिँ सुधार गर्नुपर्छ, र हामीले प्रशासन सुधारको नियमित प्रयत्न गर्दै आएका छौँ। त्यसका लागि सूचना प्रविधिले हामीलाई के गर्छ, सहयोग गर्छ प्रशासन सुधार गर्न, प्रशासनिक सुधार गर्न र परिवर्तन व्यवस्थापन गर्न। र अर्को चाहिँ यसले सूचना प्रविधिको प्रयोगले हाम्रो एनामलिजहरूलाई चिर दिन्छ कि, सङ्गठनमा भएको विकृतिहरू हुन्छ नि सेवा प्रवाहमा, त्यसमा खास गरिकन के गरेर त भन्दा, इट हेल्प्स मेन्टेनिङ फेयरनेस, न्युट्रालिटी एन्ड अब्जेक्टिभिटी। मान्छे मान्छे बिचमा पो इमोसनले काम गर्छ त, होइन, अब्जेक्टिभ हुँदैन त। तर अब सूचना प्रविधिको प्रयोग गरेपछि त दियर मस्ट बी फेयर, त्यसमा कुनै दायाँ बायाँ हुने कुरा हुँदैन कम्प्लिटली प्रयोग गरियो भने त्यसैले, अनि न्युट्रल पनि हुने भयो, यो दलको त्यो दलको, यो जातिको यो क्षेत्रको, आफ्नो बिरानो यो त्यो भन्ने पनि नहुने भयो, अनि अब्जेक्टिभ पनि हुने भयो। निश्चित मलाई किन यो निर्णय गरियो, मेरो लागि यो सेवाबाट किन वञ्चित गरियो, किन दियो, किन उसले पायो, किन मैले पाइनँ भन्ने कुरा चाहिँ एकदम वस्तुगत आधार हुन्छ। त्यसैले इट मेन्टेन्स फेयरनेस, न्युट्रालिटी एन्ड अब्जेक्टिभिटी, निष्पक्षता, तटस्थता र वस्तुगतताको प्रवर्धन गर्छ सेवा प्रवाहमा। र यसले चाहिँ दुईटा कुरालाई प्रमोट गर्छ, एउटा भ्याल्यु फर मनी, मुद्राको मूल्यलाई यसले अप्टिमम बनाइदिन्छ। मुद्राको मूल्य सरकारले खर्च जे गरिराखेको छ त्यसले धेरै नै लाभ दिएको छ है भन्ने कुराको सुनिश्चितता गर्छ। भ्याल्यु फर मनी अनावश्यक खर्च, फजुल खर्च गराउँदैन, र जति खर्च भएको हुन्छ त्यसको प्रतिफल राम्रो दिन्छ। र यसले कस्टमर सेटिस्फ्याक्सन पनि बढाउँछ, ए सरल सहज रूपमा घर बसी बसी अनलाइनबाट सेवा पाउने भएपछि कस्टमर विल बी सेटिस्फाइड। र अन्तिम एउटा चाहिँ इट मेक्स एमएनई इजियर एन्ड इफेक्टिभ, मोनिटरिङ एन्ड इभ्यालुएसन भनेको चाहिँ अनुगमन मूल्याङ्कनलाई चाहिँ यसले के गर्छ, सजिलो र बढी प्रभावकारी बनाउँछ। सो दिज आर द एडभान्टेजेस, दिज आर द इम्पोर्टेन्स, दिज आर द अब्जेक्टिभ्स, बट देयर आर मेनी डिसएडभान्टेजेस अल्सो, है, नकारात्मक पक्षहरू पनि छन्। तिनीहरू के हुन् त भन्दा, एउटा चाहिँ मे क्रिएट डिजिटल डिभाइड, यसले हुने र नहुनेका बिचमा डिजिटल डिभाइड सिर्जना गर्न सक्छ। जसको डिजिटल एक्सेस छ, डिजिटल युटिलाइजेसन गर्ने, कन्ज्युम गर्ने, उपयोग गर्ने कम्पिटेन्सी छ, त्यसले बढी लाभ लिन्छ। र यो हुने र नहुनेको बिचमा फेरि अर्को खालको, अहिले पैसाको डिभाइड छ सम्पत्तिको, अब त्यो बेलामा चाहिँ कसले कति टेक्नोलोजी प्रयोग गर्न सक्छ भन्ने आधारले गरिब र धनी, हुने नहुनेलाई सिर्जना गरिदिन्छ। मे क्रिएट डिजिटल डिभाइड, त्यसले सेवाको प्राप्ति, सेवामाथिको पहुँच पनि प्रभावित हुन्छ फरक फरक मान्छेको। अर्को स्ट्रेच द ह्युमन हेल्थ, तपाईँले हेर्नुभयो भने यसले मानवीय स्वास्थ्यलाई चाहिँ असर गर्छ है। तपाईँले कति ल्यापटप चलाउनुहुन्छ, कति फेसबुक चलाउनुहुन्छ, आदत बन्छ तपाईँको, होइन, अनि त्यसले गर्दा यु डोन्ट ह्याभ क्वालिटी लाइफ नाउ अ डेज। तपाईँले खोइ नयाँ नयाँ किताब कति बेला पढ्नुहुन्छ, प्रकृतिको मनोरम सौन्दर्यमा गएर हराभरा नाच्ने गाउने खेल्ने चराचुरुङ्गी, होइन, किरा फट्याङ्ग्रा, राम्रो दृश्य, स्वच्छ हावा कति बेला खानुहुन्छ, कोठाभित्र गुम्सिएर खालि फेसबुक चलाछ, बसमा हिँड्दा पनि फेसबुक चलाछ, होइन, अफिसमा पनि फेसबुक चलाछ, वा कुनै पनि भनौँ न इन्टरनेट कम्प्युटर सधैँभरि तपाईँसँग साथमै हुन्छ, त्यसले चाहिँ तपाईँको मेन्टल र फिजिकल दुइटै हेल्थलाई हार्म गर्छ है, त्यसको अप्टिमम युजले गर्दाखेरि। अर्को चाहिँ कस्तो खालको भन्दा, विभिन्न खालको समस्याहरू देखिन सक्छन् यो प्रणालीमा, जस्तो प्रब्लम अफ ह्याकिङ है, ह्याकिङको समस्या हुनसक्छ, ट्रोल्स एन्ड एब्युजेस, अहिले देख्नुहुन्छ नि सोसियल मिडियाहरूमा ट्रोलको ट्रेन, अनि मान्छेको सूचनाको एब्युजको कुरा, कसैको इज्जत प्रतिष्ठा त्यसमाथि चाहिँ सिधा आक्रमण गरेको कुरा, होइन, अनि त्यसैले गर्दाखेरि ह्याकिङ, ट्रोल्स, एब्युजेस, भाइरस, होइन, तपाईँले डेटा एकदम मेरो कम्प्युटरमा छ भनेर एकदम चाहिँ धुक्क भएर बस्नुभएको हुन्छ, भरे सबै भाइरसले चाहिँ इन्क्रिप्ट गरिदिएको हुनसक्छ, वा त्यो चाहिँ नष्ट गरिदिएको हुनसक्छ। अनि मे क्रिएट हिन्डरेन्सेस इन सर्भिस डेलिभरी. अब यो घुमेको घुमै गर्छ कम्प्युटर, चल्दै चल्दैन, नेटले काम गर्दैन, बत्ती गयो, अब सेवा प्रभाव अप्रभावित हुने भयो. कहिलेकाहीँ लाइसेन्स बाँड्ने ठाउँमा चाहिँ हप्तौँदेखि सिस्टम डाउन भयो भन्छ, होइन? कहिलेकाहीँ हाम्रो फेमिसकै सिस्टम, देशभरिको फाइनेन्सियल म्यानेजमेन्टको सिस्टम डाउन भयो, त्यसले काम गरेन भन्ने न्युज आउँछ नि. त्यसले सेवा प्रभावमा एक ठाउँमा एउटा बिन्दुमा मात्र होइन, पुरै देशभरि असर गर्छ. त्यसैले यस्तो खालको समस्या, त्यो त अब यो चाहिँ एकदमै सक्षम देशहरूमा पनि हुन्छ नि, यस्तो हाम्रो जस्तो देशमा त हुने नै भयो. सेक्युरिटीको थ्रेट चाहिँ ज्यादै नै हुन्छ, ह्याकिङको एब्युजको थ्रेट चाहिँ ज्यादै हुन्छ. अर्को डिफिकल्ट टु ह्यान्डल साइबर क्राइम. अब तपाईँले यो टेक्नोलोजीहरू विकास हुँदाखेरि ह्युमन बेनिफिटका लागि र ह्युमन फेभरका लागि र कम्फोर्टका लागि भएको हुन्छ, तर त्यसको मिसयुज हुन्छ कि. अब एटम चाहिँ पत्ता लगाएको शान्तिका लागि हो, तर युद्धका लागि प्रयोग भयो, होइन? अहिले नै यो पिसिआर टेस्ट चाहिँ ल्याबोरेटरी एक्सपेरिमेन्टका लागि हो है भनेको थियो. हामीले यसलाई प्रयोग गर्यौँ, सकारात्मकै भयो, तर यसको फल्सिफिकेसन धेरै छ. कतिको चाहिँ पल्स पोजिटिभ आइदिन्छ, अनि ऊ विपत्तामा त्यो स्वतन्त्रता गुमाएर बस्नुपर्ने हुन्छ, मान्छेले घृणा गर्छन्। कतिको चाहिँ फल्स निगेटिभ आइदिन्छ, उसले चाहिँ सारेको सारै गरे हुन्छ मान्छेलाई, है? अनि सक्नेले जे गरे पनि हुन्छ, नसक्नेलाई नियम लागेको छ. तपाईँले डोनाल्ड ट्रम्प चाहिँ 5 दिनमा आएर मास्कै नलगाइकन म मान्दिनँ भन्दा भएको छ, तर जनतालाई चाहिँ थुनेर राखेको छ, इकोनोमीलाई चाहिँ त्यो ऊ गरिएको अवस्था छ, डिटेन गरेको अवस्था छ. भनेपछि विभिन्न खाले साइबर क्राइमहरू चाहिँ यसले सिर्जना गर्न सक्छ. ती साइबर क्राइमलाई कन्ट्रोल गर्न मिसयुज हुनसक्छ कि. साइबर क्राइम भनेको चाहिँ एक क्राइम कमिटेड बाई मिसयुजिङ दि नलेज एन्ड स्पेस अफ इन्टरनेट एन्ड कम्प्युटर, है? यो सूचना कम्प्युटर र इन्टरनेटको स्पेस, त्यसको क्षमता, पोटेन्सियल, र त्यसपछि गएर यो त्यसको जुन ज्ञान मान्छेमा हुन्छ, त्यो ज्ञानलाई दुरुपयोग गरेर गर्ने अपराध चाहिँ साइबर क्राइम हो. मैले अर्गनाइज क्राइममा तपाईँलाई भनेको छु, होइन? भनेपछि हो, त्यो साइबर क्राइमलाई कन्ट्रोल गर्न चाहिँ हाम्रो जस्तो देशमा कठिन हुन्छ, है? कन्ट्रोल गर्नलाई कठिन हुन्छ. अर्को चाहिँ प्राइभेसीलाई संरक्षण गर्न, होइन, गोपनीयताको सुरक्षा गर्न कठिन हुन्छ. तपाईँको इन्डिभिजुअल प्राइभेसी चाहिँ थ्रेट सिर्जना हुन्छ, रिस्क अफ प्रोटेक्टिङ प्राइभेसी कन्सर्न. गोपनीयताको कुराहरू केही पनि रहँदैन अहिलेका दुनियाँमा चाहिँ. तपाईँको हरेक तिसरी सबै कुरा, तपाईँ कति हाइटको हुनुहुन्छ, कतिजना तपाईँको मिल्ने साथी को हो, तपाईँको परिवारमा को को छन्, कस्ता कस्ता सदस्य छन्, तपाईँ कहाँ काम गर्नुहुन्छ, अहिले कहाँ कफी खाँदै हुनुहुन्छ वा रेल चढेर कहाँ जाँदै हुनुहुन्छ, यो सबै कुरा थाहा हुने भएको हुनाले तपाईँको घर कस्तो छ, सम्पत्ति कति छ, सबै कुरा. अब तपाईँको पछाडि कोही लाग्ने र तपाईँलाई हानि नोक्सानी गर्न चाह्यो भनेदेखि इट विल बी भेरी भेरी थ्रिएटनिङ, होइन? त्यसैले यो चाहिँ प्राइभेसी कायम गर्ने कुरामा चाहिँ कठिन हुन्छ यसमा, होइन? अब डेफिनेटली वी निड इमेन्स कस्ट फर इन्फ्रास्ट्रक्चर सिस्टम एन्ड इक्विपमेन्ट. पूर्वाधार बनाउन, प्रणाली स्थापना गर्न, यन्त्र उपकरण किन्नलाई धेरै खर्च पर्छ. अहिले बाबामाहरू यति प्यारेन्ट्सहरू चाहिँ के भने मारमा परेका छन् कि अनलाइन एजुकेसन भन्दा छ, क्लास भन्दा छ, केही न कामको बच्चाले बुझ्दा पनि बुझ्दैन, अनि त्यसपछि बिचरा लकडाउन सकडाउनले जागिर पनि छैन, कमाइ पनि छैन, व्यवसाय पनि छैन, अनि ल्यापटप किनिदिनु परेको छ, मोबाइल किनिदिनु परेको छ सानो सानो बच्चालाई पनि, के देन कति कस्ट बढ्यो होला विचार गर्नुहोस्. इन्टरनेट घरमा अनिवार्य रूपमा राख्नु पर्यो, पहिला नराख्दा पनि भएको थियो होला, होइन? त्यसको तिर्नु पर्यो. सो यसले चाहिँ पूर्वाधार बनाउन, सिस्टम स्थापना गर्न, इक्विपमेन्ट किन्न खरिद गर्न, यसका लागि के चाहिन्छ, यो चाहिँ कस्ट लाग्छ, अधिक कस्ट लाग्छ. गभर्मेन्ट अफिसेसहरूमा पनि त्यही कस्ट लाग्छ, अनि पिपुल उपभोक्तालाई पनि कस्टली हुन्छ यो. अनि तर अब एकचोटि भइसकेपछि लङ टर्म हुने भएकोले लङ टर्ममा त फाइदाजनकै हुन्छ. अनि निज टेक्निकल ह्युमन रिसोर्स, जुन हाम्रो जस्तो देशमा धेरै गाह्रो छ, होइन? हामीले एसएलसी दिँदासँग कम्प्युटर नदेखेका हुन सक्छौँ, अहिलेको पुस्ताले त अलिअलि देख्ला, होइन, इन्टरनेट चलाउला. भनेपछि यो प्राविधिक जनशक्ति जरुरी हुन्छ. अर्को चाहिँ इम्प्लोइमेन्ट अपर्च्युनिटीलाई यसले चाहिँ कम गरिदिन्छ, घटाइदिन्छ. मेसिनको, इन्टरनेटको, कम्प्युटरको प्रयोग भएपछि मान्छेको कम प्रयोग हुन्छ, र मान्छे प्रयोग हुँदाखेरि पनि अब हाइली टेक्निकल मान्छे मात्रै बिक्ने भयो, लेबरहरूले काम नपाउने समस्या रहन सक्छ, होइन? कार्यालयमै भनौँ, सेवा प्रवाहको प्रणालीमा भारी बोकेर पुर्याउँथ्यो होला, वा चिठी चाहिँ हल्काराले एक ठाउँबाट अर्को ठाउँमा लगेर, कस्तो राम्रो सिस्टम थियो, यति पोइन्ट 4 घन्टा एउटाले लाने, त्यहाँबाट अर्कोले लाने, कतिले जागिर पाउँथे, होइन? ती सबै विस्थापित हुन्छन् त्यसपछि, है? त्यो इम्प्लोइमेन्ट अपर्च्युनिटी कटौती हुन्छ, अनि रिस्क अफ हार्मफुल कन्सिक्वेन्सेस अफ रङ इनपुट्स। कहिलेकाहीँ के हुन्छ भनेदेखि आइसिटीमा चाहिँ चलाउने त मान्छेकै दिमागले हो, तर मान्छेको दिमाग को त हामीले 3% पनि प्रयोग गरेका हुँदैनौँ, होइन? अब त्यो कम्प्युटरले अथवा आइसिटीले चाहिँ 100% प्रयोग गर्ने क्षमता राख्छ मान्छेकै दिमागको, तर इनपुट चाहिँ मान्छेले नै दिने हो। अब त्यो इनपुट दिने एउटा कि इन्फर्मेन्ट जो हो, त्यसले रङ इनपुट दियो भने त के हुने भयो, सारा बिग्रिने भयो नि त सिस्टम, होइन? हो, त्यसैले गर्दाखेरि यो के अरे हरारीको 21 लेसन इन फर 21st सेन्चुरीमा एउटा के भनेको छ भने, विदिन 10 इयर देयर विल बी नो ड्राइभर्स इन एन्ड कार एन्ड बसेस एन्ड ट्रेन, होइन? अब त्यसले चाहिँ लागत एकदम घटाउँछ, एक्सिडेन्टलाई एकदम म्यासिभली घटाउँछ, होइन? अनि त्यसपछि त्यो उत्पादनहरूको कारहरूको आयुलाई बढाइदिन्छ, समयमा एक्युरेसी हुन्छ, ट्राफिक जामको अन्त्य गर्छ, यस्ता कुरा त पोजिटिभ भयो। तर एउटा मात्रै कल्पना गर्नुहोस्, त्यो सारा कारको सिस्टम, रेलको सिस्टम, हाम्रो अहिले रेल आउँदाखेरि त्यहाँबाट बाटो क्रस गरिरहेको हुन्छ, अनि त्यसपछि रेल आउन लागेको बेलामा बाटो ब्लक गर्छ, म्यानुअल्ली ब्लक हुन्छ नि, अनि त्यसपछि रेल पास भइसकेपछि फेरि खुल्ने हुन्छ। तर त्यो सिस्टम चाहिँ सर्भरमा बसेको कुनै एउटा मान्छेले दिने इनपुटले मात्रै काम गर्छ, र अनि त्यो इनपुट दिने बेलामा 1 सेकेन्ड 2 सेकेन्ड निदायो भने के होला, वा उसले चाहिँ रङ इनपुट दियो भने के होला, सब कोल्याप्स हुन्छ एकैचोटि। अल द थाउजन्ड्स एन्ड मिलियन्स अफ कार विल बी कोलाइड विथ इच अदर, अनि कति ठुलो चाहिँ बिग्रेला सिस्टम भन्ने विचार गर्नुहोस्। भनेपछि यस्तो ह्युमन इरर रङ इनपुटले गर्दाखेरि ब्याड कन्सिक्वेन्सेस आउन पनि सक्छ, अथवा चाहिँ सेवा प्रवाहमै त्यसले चाहिँ नकारात्मक किसिमको प्रभाव पार्ने गरिकन हुनसक्छ, त्यो पनि जोखिम हुन्छ। डिफिकल्टी इन रेगुलेसन, नियमन गर्न कठिन हुन्छ आइसिटीको पूर्ण प्रयोग भएपछि, नियमन गर्नका लागि डिफिकल्टी इन टेक्नोलोजी डेभलपमेन्ट ट्रान्सफर एन्ड रिटेन्सन। प्रविधि विकास ठुला मुलुकले त गर्छन्, आरएनडीमा ठुलो खर्च गर्न सक्ने धनीले हाम्रो जस्तो देशले चाहिँ प्रविधि विकास गर्न, त्यसको हस्तान्तरण गर्न र टिकाइ राख्नलाई कठिन हुन्छ। अनि ऱ्यापिड चेन्ज इन टेक्नोलोजी, अब यो फेरि यस्तो चिज हो कि यो खर्चमा खर्च बढाएको बढाइ गर्छ। तपाईँले आइफोन 11 किन्नुभयो होला, अब 12 आउँदैछ, होइन, 13 आउँछ, अनि 6-6 महिनामा चेन्ज हुन्छ, पुरानो टेक्नोलोजी काम लाग्दैन। एउटा अफिसले यो नयाँ टेक्नोलोजी सुरु भयो, योसँग कम्प्याटेबल भएर आउनु भनिदिन्छ, अर्कोमा गए पुरानो प्रयोग गरिराखेको हुन्छ। सो को अपरेबिलिटी भन्छ, विभिन्न निकायका बिचमा सह सञ्चालन गर्नका लागि इक्वल स्ट्यान्डर्ड अफ टेक्नोलोजी, अनि त्यसपछि इक्वल कम्पिटेन्ट ह्युमन रिसोर्स, इक्वल्ली न्यू एन्ड इनोभेटिभ टेक्नोलोजीको युज, होइन, यो गर्नुपर्ने भएकोले इट्स भेरी भेरी च्यालेन्जिङ, नट सो इजी। नेपालमा चाहिँ के छ त आइसिटीको युज सर्भिस डेलिभरीमा भन्यो भने, संविधानले के भन्छ, ट्रान्सप्यारेन्ट एन्ड अकाउन्टेबल गभर्मेन्ट भन्छ, खुला र पारदर्शी र उत्तरदायी सरकारको परिकल्पना गर्छ संविधानले। हामीसँग आरटिआई एक्ट छ, सूचनाको हक सम्बन्धी ऐन, यसले इन्स्योर्स राइट अफ एक्सेस एन्ड रिसिभ इन्फर्मेसन, हरेक नागरिकको सूचनामाथिको पहुँच र प्राप्तिको सुनिश्चितता गरेको छ त्यसले। हामीसँग सुशासन ऐन छ, सुशासन ऐनले चाहिँ सरकारी कार्यालयहरूले कम्प्युटरमा आधारित प्रविधि, सूचना प्रविधिको प्रयोग गर्न सक्छन् सेवा प्रवाहमा भनेर त्यसको व्यवस्था गरेको छ आइसिटीको प्रयोगका सन्दर्भमा। अनि हामीसँग सूचना प्रविधि नीति छ, सूचना प्रविधि ऐनको यो पास हुने क्रममा रहेको छ, अनि अदर रिलेटेड एक्ट्सहरू त्योसँग सम्बन्धित, जस्तो यो के भन्छ इलेक्ट्रोनिक ट्रान्जेक्सन, विद्युतीय कारोबार ऐन लगायतका, अहिले अघि मैले मस्यौदा भइराखेको ई कमर्स एक्ट, यस्ता थुप्रै अरू कानुनहरू पनि छन्। र त्यस्तै मिडियालाई र टेलिकम्युनिकेसनलाई व्यवस्थापन गर्ने ऐन नियमहरू पनि छन्, होइन? र चाहिँ हामीसँग विभिन्न संस्थागत व्यवस्था छ, सूचना तथा के अरे सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अनि सूचना विभाग, अनि सूचना प्रविधि विभाग जस्ता खालका संस्थागत व्यवस्थाहरू पनि गरिएको छ। तर प्र्याक्टिकल लेभलमा, त्यो नीतिगत कुरा र संस्थागत कुरा भयो, प्र्याक्टिकल लेभलमा चाहिँ के छ त व्यावहारिक रूपमा हामी कहाँ आइसिटीको प्रयोग सर्भिस डेलिभरीमा भएर भने चाहिँ, यो विभिन्न मन्त्रालय र निकायहरूमा आफ्ना सूचना व्यवस्थापन प्रणालीहरू छन्, इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम, म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम भनौँ न। जस्तो केही उदाहरण दिनुपर्दा, अघि मैले फेमिस भने नि, वित्तीय क्षेत्रको व्यवस्थापन, वित्तीय व्यवस्थापन सूचना प्रणाली, एलएमबिआइएस भन्ने, तपाईँले लाइन मिनिस्ट्री बजेटरी इन्फर्मेसन सिस्टम भन्ने त्यस्तै गरिकन सामाजिक सुरक्षा सम्बन्धी सूचना व्यवस्थापन प्रणाली छ, प्रधानमन्त्री रोजगार कार्यक्रम भन्ने छ, अहिले नेसनल डेटा पोर्ट भनेर पनि विकास भइरहेको छ, अहिले हामीले चाहिँ यो नेसनल आइडीको डेटाबेस पनि विकास गर्दैछौँ, ट्याक्सेसनको आफ्नै छ, एजुकेसनको, हेल्थको, यस्ता विभिन्न विषयगत मन्त्रालय र कार्यालयहरूमा व्यवस्थापन सूचना प्रणालीहरू सञ्चालनमा छन्। यो एउटा भयो भने अर्को हरेक निकायहरूको वेबसाइटको व्यवस्था गरिएको छ र तिनीहरूसँग सम्बन्धित सूचनाहरू रेगुलर बेसिसमा अपलोड गर्ने र अपडेट गर्ने प्रचलन छ। अर्को चाहिँ अफिस अटोमेसन सिस्टम, स्वचालित कार्यालय व्यवस्थापन प्रणाली केही कार्यालयहरूमा, धेरै कार्यालयहरूमा प्रयोगमा आइसकेको छ अनि धेरै क्षेत्रमा चाहिँ अनलाइन सर्भिस डेलिभरी हामीले थालेका छौँ, जस्तो ट्याक्सेसनमा, कस्टम भन्सारमा, करमा, कर प्रणालीमा, भन्सारमा, ल्यान्ड म्यानेजमेन्टमा, अहिले सबै जसो जग्गाहरू डिजिटाइज भएर अब जग्गा पास गर्न जानुभयो भने डिजिटल प्रोसेसबाट हुन सुरु गरिसकेका छ होइन, फरेन इम्प्लोयमेन्ट, वैदेशिक रोजगारीमा, इमिग्रेसनमा, त्यसपछि ड्राइभिङ लाइसेन्समा, यिनीहरू सबैमा चाहिँ अनलाइन सर्भिसेस र डिजिटल प्रोसेसको प्रयोग सुरु भइसकेका छ। सोसल मिडियाको प्रयोग हामीले व्यापक रूपमा गर्न सुरु गरेका छौँ, नोटिफिकेसन गर्ने काममा, अवेरनेस बिल्डिङमा, इन्फर्मेसन डिसिमिनेसनमा अनि त्यसपछि सर्भिस फेसिलिटेसन, सेवाको सहजीकरण गर्नमा, सामाजिक सञ्जालहरूको पनि हामीले प्रयोग गर्न थालेका छौँ, हरेकको सामाजिक सञ्जालका छुट्टा छुट्टै आधिकारिक पेजहरू क्रिएट भएका छन् अनि यो कल सेन्टर, हटलाइन, टेलिफोन, टोल फ्री होइन, यस्ता टेलिफोन सर्भिसेस, यिनीहरूको पनि अभ्यास हामी कहाँ हुँदै आएको छ। त्यस्तै गरिकन यो वेबिनार्सहरू हामीले मिटिङ चाहिँ अनलाइनबाट गर्न सुरु गरेका छौँ, यो पोस्ट कोभिडमा चाहिँ धेरै जसो मिटिङहरू अहिले वेबिनारको रूपमा हुन्छन्, अनलाइनबाट मिटिङहरू हुन सुरु भएका छन् होइन, अनि त्यसपछि ओपिनियन कलेक्सन एन्ड फिडब्याक चाहिँ अनलाइनबाट हुन्छ अहिले पनि होइन, त्यस्तै गरी ई टेन्डरिङ, ई एप्लिकेसन, ई ट्याक्सेसन, ई रिपोर्टिङ, ई लाइसेन्सिङ एन्ड रिन्युअल, यस्तो कुराहरू बिजनेस र गभर्मेन्टको बिचमा अघि मैले भनेको थिएँ त्यो मोडमा यसको प्रयोग हामीले गर्दै आएका छौँ, ई लर्निङ, ई हेल्थ केयर सर्भिसेस पनि केही हदसम्म प्रयोग भएको अवस्था छ होइन, तर यति हुँदाहुँदै पनि हामीले सूचना प्रविधिको प्रयोग सेवा प्रवाहमा अपेक्षित मात्रामा चाहिँ गर्न सकेका छैनौँ। त्यसको पछाडि वी डु हेभ लट अफ प्रब्लम एन्ड च्यालेन्जेस, तिनीहरू के हुन्छ भन्दा एउटा चाहिँ हामीसँग पर्याप्त पूर्वाधार छैन र त्यो गुणस्तरीय छैन है, इन्टरनेट सेवा, कम्प्युटर सेवा, सरी इन्टरनेट सेवा, टेलिकम्युनिकेसन सेवा, यिनीहरू सबैतिर वाइफाई सर्भिसेस पुगेका छैन, पुगेको ठाउँमा पनि पर्याप्त गुणस्तरको छैन। दोस्रो हाम्रो के छ त भन्दा कस्टमरको र सेवा प्रदायक दुइटैको क्षमतामा डेफिसिट छ है, पर्याप्त क्षमता छैन, उपभोक्ताको पनि आइसिटी प्रयोग गर्ने क्षमता कमजोर छ, सेवा प्रदान गर्ने कर्मचारी र कार्यालयको पनि कमजोर छ, अनि पर्याप्त कानुन, ऐन, नियमहरू छैनन्, हाम्रो इनएडिक्वेट लज, रुल्स, गाइडलाइन्स, यिनीहरू पर्याप्त ऐन कानुन नियम, अपर्याप्त ऐन कानुन नियम कार्यविधि यिनीहरूले गर्दाखेरि पनि हामीले सूचना प्रविधिको प्रयोग सेवा प्रवाहमा भने जति स्तरमा भने जति मात्रामा गर्न सकेका छैनौँ। अर्को चाहिँ ब्युरोक्रेटिक हर्डल्स र रिजिडिटी, हाम्रो कर्मचारी तन्त्र एकदमै परम्परागत प्रवृत्तिको छ, त्यसैले यसमा थुप्रै व्यवधानहरू छन् आइसिटीको प्रयोगमा, सेवा प्रवाहमा आइसिटीको प्रयोग गर्न, र यो कठोर छ, ऐन नियम प्रक्रिया आदिमा कठोर भएकोले पनि आइसिटी प्रयोग गर्न कठिन छ। अर्को नेतृत्वमै प्रतिबद्धता र इच्छा शक्ति छैन आइसिटीको प्रयोग सेवा प्रवाह चाहिँ अटोमेटेड सिस्टममा आधारित, इलेक्ट्रोनिक मिन्समा आधारित, अनलाइनमा आधारित बनाउने कुरामा नेतृत्वमा प्रतिबद्धता र इच्छा शक्तिको कमी छ, त्यसले पनि यसको प्रयोग सेवा प्रवाहमा उचित मात्रामा भएको छैन। भेस्टेड इन्ट्रेस्ट अफ ब्युरोक्रेट्स एन्ड एजेन्ट्स, कर्मचारीको र एजेन्टहरूको निजी निहित स्वार्थले पनि आइसिटीको प्रयोग भएको छैन, किन त्यसले गर्यो भने घुस खान पाइँदैन, त्यसले गर्यो भने कमिसन खान पाइँदैन, आइसिटी युज गर्यो भने आफ्नो मान्छे भर्ना गर्न पाइँदैन होइन, अनि आफ्नो रोलमा थ्रेट सिर्जना गर्छ किनभने आई कान्ट ह्यान्डल द आइसिटी आइसिटी होइन, अनि आफ्नो अथोरिटी रोल त्यसमा चाहिँ थ्रेट सिर्जना गर्छ, अनि एजेन्टहरू जो हुन्छन् जसले चाहिँ हाई लेभल ब्युरोक्रेट्सहरूलाई इन्फ्लुएन्स गर्छन्, घुस खुवाउँछन् होइन, कमिसन खुवाउँछन्, अनि उनीहरूले आफ्नो बिजनेस त्यहाँ इन्जेक्ट गरिराखेका हुन्छन्, ठेक्कामा चाहिँ यो मोनोपोली गर्छन्, गुन्डागर्दी गर्छन्, हो तिनीहरू र यो चाहिँ ब्युरोक्रेटिक लिडरसिपको भेस्टेड इन्ट्रेस्टले पनि के गर्छ, आइसिटीको प्रयोगमा, इभन पोलिटिकल लिडरसिपको भेस्टेज इन्ट्रेस्टले पनि आइसिटीको प्रयोगलाई महत्त्व दिँदैन र बिगार्छन् धेरैजसो चाहिँ। एक दुईवटा घटना, इन्ट्रेस्टिङ घटनाहरू छन् अहिले त्यहाँ यो भन्सार सुधारको लागि भनेर आजभन्दा 4-5 वर्ष अगाडि यो वैदेशिक सहायतामा भन्सारमा चाहिँ भन्सार जाँच पास गर्ने एउटा मसिन, करोडौँ पर्ने मसिन किनिदिएको रहेछ। त्यो मसिनले चाहिँ भन्सारको गाडीभित्र के सामान छ भन्ने कुरा अटो स्क्यान गर्दो रहेछ। त्यसलाई सर गा गा के अरे गाडी जस्तोमा घुमाएपछि एकैचोटि 100-200 ट्रकहरूको चाहिँ सामान जाँच पास गर्न सक्ने, र कुनै त्यहाँ चाहिँ इलिगल सामानहरू ल्याएको छ भने त्यसले स्क्यान गरेर डिटेक्ट गर्ने। अनि ल्यायो, तालिम दियो, त्यो मसिन किनिदियो विदेशीले, सबै गर्यो, अनि सञ्चालन गरेर नमुना पनि देखाइदिएर छोडेर गयो। भन्सारले चलाउँदै चलाएन। किन चलाएन भनेको त त्यहाँ त अब त्यो घुस खान त पाइएन, भित्र इलिगल सामान राखेर पनि अनि जाँच पास गरिदिएर पैसा लिन त पाइएन। त्यो इन्ट्रेस्टले गर्दाखेरि त्यसको उपप्रयोगै भएन। पछि विभिन्न मिटिङहरूमा त्यसको फलोअप भयो, प्रगति भयो, चलेन ल बिग्रियो, यस्तो भयो, चल्दै चलेन भन्ने कुरा भयो। अनि फेरि त्यो दाताले नै आएर त्यसको मेन्टेनेन्स गरिदियो र फेरि चल्ने बनाइदियो, फेरि छोडेर गयो, फेरि पनि चलायो। सो यस्तो हुन्छ। सिम्पल कार्यालयमै अहिले थम ई एटेन्डेन्स गरिन्छ, त्यो थम इज भेरी डेन्जरस अहिले कोभिडको बेला। अहिले चाहिँ आई रिड गर्ने खालको हुन्छ, त्यो खालको एटेन्डेन्स गरिन्छ। अनि कोही मान्छे 10 बजे आउन नसक्ने, बेलुका छिटै हिँड्नुपर्ने त्यस्तो छ भने त्यस्ता त्यस्ता कर्मचारी खुरापाती मिलेर अनि त्यसलाई बिगारिदिने, कि मेसिनै बिगारिदिने। भनेपछि यो के हो त भन्दा भेस्टेड इन्ट्रेस्ट अफ एजेन्टहरू र कर्मचारीको कारणले गर्दाखेरि पनि के गर्छ भन्दाखेरि त्यसको प्रयोग चाहिँ आइसिटीको प्रयोग हुन सकेको छैन, त्यो पनि एउटा हर्डल छ। रिसोर्स पर्याप्त छैन सूचना प्रविधिको प्रयोग गर्न, त्यसमा खर्च गर्न। मान्छे र क्षेत्रका बिचमा डिजिटल ग्याप छ। मान्छे भनेको धनीले यसको प्रयोग धेरै गर्न सक्छ, गरिबले सक्दैन, एफोर्डेबल छैन। अनि पूर्वाधार सबै ठाउँमा समान छैन, पूर्वाधार नभएको ठाउँमा सेवा प्रवाह प्रभावित हुन्छ। काठमाडौँ जस्तो सहरी एरियाहरूमा यसको बढी छ, त्यसैले प्लेसको आधारमा र पर्सनको आधारमा डिजिटल ग्याप छ, त्यो पनि समस्या हो। समान किसिमको सेवा दिन सकिँदैन। अनि पर्याप्त सक्षम जनशक्ति पनि छैन, इनएडिक्वेट कम्पिटेन्ट ह्युमन रिसोर्स। यी कारणले गर्दाखेरि चाहिँ सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग हुन सकेको छैन। तर देयर आर अपर्च्युनिटिज, फास्टर डेभलपमेन्ट अफ एन्ड ट्रान्सफर अफ टेक्नोलोजी। यति छिटो प्रविधि विकास भएको छ र हस्तान्तरण संसारमा जहाँ विकास भएको प्रविधि पनि नेपाल आइपुगिहाल्छ, त्यो एउटा अपर्च्युनिटी हो। ऱ्यापिड रिडक्सन अफ कस्ट अफ टेक्नोलोजी, प्रविधिको लागत चाहिँ एकदमै घटेको छ, सस्तो सस्तोमा अभाइलेबल हुन्छ। इन्क्रिज ह्युमन रिसोर्स विथ आइटी स्किल, अहिलेको नयाँ पुस्ता सबै आइटी जानेको बुझेको आउन थालेको छ। ऱ्यापिड डेभलपमेन्ट एन्ड एक्सपान्सन अफ आइसिटी इन्फ्रास्ट्रक्चर, देशभित्रै हामीले सूचना प्रविधिको पूर्वाधारलाई एकदम तीव्रतर विकास विस्तार गरिराखेका छौँ। कन्टिन्युस इम्प्रुभमेन्ट इन क्वालिटी अफ आइटी सर्भिसेस, अहिले पछिल्लो समयमा तपाईँको आइटी सर्भिसमा गुणस्तर पनि इन्टरनेटको, वाइफाईको, अनि त्यस्तै गरिकन टेलिफोनको, मोबाइल सर्भिसको धेरै राम्रो हुँदै गएको छ, त्यो पनि अपर्च्युनिटी हो। प्रायोरिटी अफ युज आइसिटी इन गभर्मेन्ट पोलिसी, सरकारका नीतिहरूमा सूचना प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिएको छ, यसले पनि अपर्च्युनिटी सिर्जना गरेको छ। अनि सरकारले सूचना प्रविधिसँग सम्बन्धित ऐन कानुन बनाउन उच्च चासो राखेको छ। अघि मैले ई कमर्स एक्टको कुरा गरेँ, आइसिटी एक्टको कुरा गरेँ, होइन, यसले पनि अपर्च्युनिटी सिर्जना गरेको छ, सम्भावना सिर्जना गरेको छ। अर्को चाहिँ एक्साइटिङ प्र्याक्टिस अफ आइसिटी इन सर्भिस डेलिभरी एजेन्सी, सेवा प्रदायक निकायहरूमै यसको प्रयोग चाहिँ उत्साहजनक छ, अहिले त्यहीँको कर्मचारीहरूको इनिसिएसनमा पनि यो चाहिँ प्रयोग बढ्दै गएको छ, द्याट्स भेरी गुड थिङ। अनि डिभिडेन्ड अफ लिबरलाइजेसन एन्ड ग्लोबलाइजेसन, यो उदारीकरण र विश्वव्यापीकरणको लाभले गर्दाखेरि पनि प्रविधि छिटो आउने, बाहिरको प्रविधिको पनि यहाँका मान्छेहरूले ल्याउने, त्यसको उपयोग गर्ने र त्यसको प्रयोगले मान्छेहरूको चेतना अभिवृद्धि हुने, सरकारलाई प्रेसर सिर्जना गर्ने काम चाहिँ यसले गरेको छ। त्यसैले उदारीकरण र विश्वव्यापीकरणको लाभ जुन हो त्यसबाट त्यसले पनि सिर्जना गरेको छ अपर्च्युनिटी। प्राइभेट सेक्टर्स ऱ्यापिड प्रोग्रेस इन आइसिटी युज, निजी क्षेत्र त तपाईँले हेर्नुभयो भने विदेश जस्तै छ, तपाईँले स्ट्यान्डर्ड चार्टर ब्याङ्कमा कारोबार गर्न जानुभयो भने यु विल रियलाइज द्याट, अथवा कुनै प्राइभेट राम्रो ब्याङ्क वा बिजनेस हाउसमा जानुभयो भने। त्यसैले त्यसको युज प्राइभेट सेक्टरमा हुनु भनेको गभर्मेन्टलाई प्रेसर पर्नु हो र गभर्मेन्टले पनि बिस्तारै युज गर्छ भन्ने हो। अनि अहिले पछिल्लो समयमा अब लोकसेवाका जाँचहरूमा कम्प्युटर स्किललाई अनिवार्य बनाउनु, यो पनि सेवा प्रवाहमा भोलि पर्सि त्यहाँबाट छानिएर आउने कर्मचारीले त गर्लान् भनेर आइसिटीको अपर्च्युनिटीका रूपमा लिन सकिन्छ. सो दिज आर द थिङ्स अबाउट युजिङ आइसिटी इन सर्भिस डेलिभरी. र यो एकदमै तपाईँलाई जाँच गर्न आए पनि चाहिने, पछि जागिर खाँदा अहिले पनि कतिपय हुनुहुन्छ एकदमै चाहिने कुरा हो, र जाँचमा पनि एकदम आउन सक्ने भएको हुनाले यसलाई मैले आज अलिक डिटेलमा गरेँ. र भोलि यो यो जस्तै अझै योभन्दा हाम्रो सन्दर्भमा अझै महत्त्वपूर्ण धेरै बजोडका रूपमा प्र्याक्टिस हुने चाहिँ यो नागरिक मूल्याङ्कन सेवा प्रवाहमा छ, त्यो तपाईँहरूलाई कन्फ्युजन पनि छ, के हो पब्लिक हियरिङ, के हो पब्लिक अडिट, के हो सोसल अडिट, के हो थर्ड पार्टी इभ्यालुएसन, त्यसको चाहिँ नेक्स्ट डे हामी क्लास गर्छौँ. आज मैले यति नै गरेँ, तपाईँहरूको केही छ भने क्विक एउटा दुईवटा क्वेसन यससँग सम्बन्धित. एक एकजनाले बोल्नुहोस् त सर. एथिक्स एन्ड मोरालिटी बीचको डिफरेंस, यहाँ त हामीले आज इथिक्स र मोरालिटी पढ्यौँ र एकदम यो कन्फ्युजिङ भयो सर, त्यही भएर. इथिक्स भनेको समाज, सरकार र विद्यमान ऐन कानुनले गर्न हुने भनी परिभाषित गरेका मूल्यहरू जसका आधारमा मान्छेको व्यवहारलाई परीक्षण गरिन्छ, मूल्याङ्कन गरिन्छ, त्यसलाई हामी इथिक्स भन्छौँ. सही मूल्य, सही व्यवहार, सही आचरण जुन चाहिँ समाजले अपेक्षा गर्छ तपाईँबाट, जुन चाहिँ ऐन कानुनले व्यवस्था गरेको छ तपाईँका लागि पालना गर्न, प्रयोग गर्न, जुन राज्य प्रणालीले तपाईँमा अपेक्षा गर्छ त्यस्तो व्यवहार आचरण गर्नुभयो भने युआर इथिकल, त्यसलाई इथिक्स भनिन्छ. अनि त्यसपछि नैतिकता, इथिक्स र मोरालिटी. मोरालिटी नैतिकता भनेको चाहिँ कहिलेकाहीँ इथिक्स भनेको कल्चर स्पेसिफिक हुन्छ, एउटा संस्कृति, एउटा समाज, एउटा राज्यमा भएको इथिक्स अर्को संस्कृति, समाज र राज्यमा नहुन सक्छ, एउटामा इथिकल भएको अर्कोमा इथिकल नहुन सक्छ. अर्थात् समाजले व्यक्तिबाट अपेक्षा गर्ने मूल्य, व्यवहार र आचरण चाहिँ संस्कृति विशिष्ट हुन्छ, संस्कृतिमा आधारित हुन्छ, त्यहाँको संस्कारमा आधारित हुन्छ. त्यसैले फरक फरक संस्कृति भएको समाजमा इथिकल मेजरहरू, इथिकल भ्यालुहरू फरक फरक हुन सक्छन्, र कतिपय ठाउँमा, धेरै ठाउँमा इथिकल मानिने कुराहरू अनइथिकल हुन सक्छन्, कतिपय ठाउँमा अनइथिकल मानिने कुराहरू अर्को ठाउँमा इथिकलका रूपमा स्वीकार गरिएको हुनसक्छ. तर मोरालिटी भनेको चाहिँ कल्चर स्पेसिफिक हुँदैन, इट इज ए युनिभर्सल. र मोरालिटी भनेको के हो त भन्दाखेरि के ठिक र बेठिक भन्ने जजमेन्ट जुन हो, अघि समाजले गर्ने जजमेन्ट थियो इथिक्समा, यो व्यक्तिले गर्ने जजमेन्ट हो मोरालिटी चाहिँ. व्यक्ति स्वयंले आफ्नो अन्तर्ज्ञान, अन्तस्करण, अन्तरात्मा भनौँ न, यस्ता कुराहरूका आधारमा यो गर्नु ठिक र बेठिक भनेर जजमेन्ट गरिकन ठिक भनेर तय गरेका मूल्यहरू चाहिँ नैतिकता हुन्, र ती नैतिकताहरू चाहिँ यो फरक फरक हुँदैनन्, तिनीहरू चाहिँ खास गरिकन युनिभर्सल प्रवृत्ति प्रकृतिका हुन्छन्, तर व्यक्तिले कसरी जज गर्छ भन्ने कुरा चाहिँ उसको सोसल कल्चरल ब्याकग्राउन्डले पनि डिटरमाइन गर्ने हुँदाखेरि फेरि सबै व्यक्तिले उसको कन्भिक्सनले भनेको गर्नु नैतिकै हुन्छ भन्ने छैन. तर नैतिकता भनेको एक काइन्ड अफ इडियोलोजिकल, यो चाहिँ आदर्श, युटोपियन स्टेज अफ जजमेन्ट द्याट बिलिभ्स वाट इज राइट, वाट इज गुड, वाट इज टु डु, हो त्यो कुरा चाहिँ नैतिकता हो. यो युनिभर्सल हुन्छ. नैतिकता इन्टर्नल कुरा हो भने इथिक्स भनेको एक्सटर्नल कुरा हो. नैतिकता इन्डिभिजुअल कुरा हो भने अनि इथिक्स भनेको चाहिँ सोसल, सोसाइटल कुरा हो, होइन? त्यसैले नैतिकता भनेको चाहिँ वाट आई बिलिभ इज गुड, अनि इथिक्स भनेको चाहिँ वाट द सोसाइटी बिलिभ इज गुड, है? यसरी यिनीहरूका बिचमा फरक हुन्छ. द्याट्स वाइ मोरालिटी गोज बियोन्ड द बाउन्ड्री अफ इथिक्स. समटाइम ए मोरल पर्सन डिसअबे द इथिकल नर्म्स, इथिकल भ्यालुज एन्ड इथिकल रुल्स, दो दे आर कन्फाइन्ड बाई ल द्याट विल, त्यसले तपाईँलाई चाहिँ जेल हाल्न सक्छ, कानुन विपरीत हुनसक्छ, समाजले बहिष्कार गर्न सक्छ, तर तपाईँ नैतिकवान हुँदा त्यसलाई परवाह नगरेर उल्लङ्घन पनि गर्न सक्नुहुन्छ. त्यो चाहिँ नैतिकता हो. इथिक्स चाहिँ द अर्थ इज फ्ल्याट भनेर स्वीकार्नु चाहिँ इथिक्स हो. ग्यालिलियोले केही समय स्वीकारे होइन इथिकल हुन बाँच्नका लागि. तर मोरालिटी चाहिँ उनले पछि के गरे त भन्दा, यो गलत हो, मैले मान्छेलाई सिकाउनु पर्छ, पृथ्वी गोलो छ भन्ने कुरा चाहिँ मैले लेखेर पुस्तक गरेर केही बाँचेर मात्रै सक्छु भनेर उनले चाहिँ त्यो ट्याक्टफुल्ली आफू सर्भाइभ गर्नलाई एग्रिड द्याट द अर्थ वाज फ्ल्याट. त्यो मोरालिटी हो. तर चाहिँ अर्थ इज नट फ्ल्याट होइन भन्ने कुरा जुन उनले पछि प्रमाणित गरेर गए त्यो चाहिँ नैतिकताको कुरा हो, होइन? त्यसैले यो इथिक्स भन्दा नैतिकता बियोन्ड ब्रोडर हुन्छ, तर प्रयोग चाहिँ के हुन्छ भने जेनरली इट विल नट बी आस्क फर यु। यो सहसचिवको कोर्समा चाहिँ यस्तो क्वेसन आउन सक्छ, तर त्यसमा कोर्समै छ, तपाईँलाई चाहिँ यसरी फरक लेख्नुहोस् भनेर त नआउला, आउन पनि सक्छ, आयो भने यसरी भिन्नता लेख्ने हो। तर जनजीवनको बुझाइमा नैतिकता र सदाचारिता यो चाहिँ सँगसँगै आउने सिनोनिमसली प्रयोग हुने परिपूरक चाहिँ मानिन्छन् मान्नलाई। अर्को एकजनाले सोध्दै हुनुहुन्थ्यो, सोध्नुहोस्। एउटा एकदम कन्फ्युजिङ लाग्छ कि मलाई, यो सर्भिस डेलिभरीको माध्यम, विधि अनि प्रोसेस भनौँ भने के लेख्ने छ? त्यो तिनवटा कुरा, माध्यम, विधि र प्रोसेस। माध्यम भनेको चाहिँ केन्द्रीय सरकार, यसका निकाय, अस्ति मैले भनिहालेँ प्रदेश सरकार, यसका निकाय, स्थानीय तह, निजी क्षेत्र, सार्वजनिक निजी साझेदारीका संस्थाहरू, सामुदायिक सङ्गठनहरू, नागरिक समाज, गैर सरकारी संस्था, यी माध्यमहरू भए है। अब त्यसपछि गएर विधि भन्यो भनेदेखि चाहिँ विधि र माध्यम उस्तै उस्तै पनि हुन्छ, तर विधिलाई तपाईँले ती माध्यमहरूबाट कसरी कसरी हुन्छ, म्यानुअल्ली होला, त्यसपछि गएर तपाईँले चाहिँ फिजिकल्ली होला, अनि त्यसपछि अहिले भने जस्तो भर्चुअल्ली होला, होइन, अनि पर्सन टु पर्सन होला, अथवा चाहिँ मोबाइल सर्भिसेसको के अरे त विधिबाट होला, होइन, यो पनि लेख्न सक्नुहुन्छ। तर यसमा मात्रै रिलाइ नगर्नु, विधि भन्दाखेरि पनि यी मोड वा यी विधिको प्रयोग गरेर सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले आफ्ना माध्यमबाट के अरे आफ्ना आफ्ना संयन्त्रहरूबाट दिन सक्छन् भनेर। अब त्यो विधिलाई तपाईँले के गरेर पनि भन्न सक्नुहुन्छ त भन्दाखेरि, यो चाहिँ गभर्मेन्ट आफैले प्रदान गर्ने विधि, होइन, सेवा दिने विधि, अथवा सरकारका निकाय कार्यालय, निजी क्षेत्र मार्फत सेवा दिने, सरकार र निजीको साझेदारी माध्यमबाट दिने, अनि त्यसपछि कन्ट्राक्टिङ आउट, सर्भिस कन्ट्राक्ट गरेर दिने, कम्युनिटीले म्यानेज गर्ने गरी दिने हुनसक्छ, होइन, अनि त्यसपछि कम्युनिटी र क्लाइन्ट अथवा कस्टमरको साझेदारी गरेर दिने, यिनीहरू विधि, यसरी पनि तपाईँले विधि लेख्न सक्नुहुन्छ। तपाईँले ठ्याक्कै गल्ती भन्ने हुँदैन, तर अहिले मैले तेस्रो जुन विकल्पमा विधि भने त्यो चाहिँ सबैभन्दा एप्रोप्रिएट विधि हुन्छ। माध्यम चाहिँ तिन तहका मेकानिजमहरूलाई माध्यम बनाउनुहोस्। कसले दिन्छ? सरकारको माध्यमबाट, निजी क्षेत्रको माध्यमबाट, सरकारका पनि के निकायको माध्यमबाट, सङ्घीय सरकार, प्रादेशिक सरकार, स्थानीय सरकार, होइन। विधि चाहिँ के हो त, कसरी दिन्छ भन्ने हो नि त। सरकार स्वयंले सार्वजनिक निजी साझेदारीमा, स्थानीय र प्रदेश सरकार मार्फत, स्थानीय र प्रदेश सरकारसँगको साझेदारीमा, सामुदायिक सङ्गठन मार्फत, एनजिओ मार्फत, सेवा करार मार्फत, अनि त्यसपछि यो के भन्छ ठेक्का मार्फत, वा उपभोक्ता र स्थानीय सरकारको साझेदारीमा भनेर, यी चाहिँ विधिहरू भए। र त्यो गरिरहँदा चाहिँ एज ए इन्स्ट्रुमेन्ट, एज ए टुलका रूपमा सूचना प्रविधिको प्रयोग वा विभिन्न नयाँ इनोभेटिभ वे र टेक्निकहरूको प्रयोग गरिन्छ भनेर। फेरि विधिभन्दा तपाईँ घुम्ती सेवा, स्माइल सर्भिस विथ स्माइल, नागरिक बडापत्र, सार्वजनिक सुनवाई, ती चाहिँ दिज आर द टुल्स द्याट आर युज टु फेसिलिटेट सर्भिस डेलिभरी, द्याट आर युज टु इम्प्रुभ सर्भिस डेलिभरी भनेर यसरी चाहिँ छुट्याएर बुझ्नुपर्छ। यसमा तपाईँ कन्फ्युज हुन नहुनलाई आफैले सोचेर आफै तय गर्ने, अहिले मैले माध्यम भन्यो भने यो लेख्छु, विधि भन्यो भने यो लेख्छु, तरिका र विधि त एउटै हो, प्रक्रिया भन्यो भने चाहिँ फेरि फरक हो। त प्रक्रिया भनेको चाहिँ के भन्छ, सबभन्दा पहिला प्लानिङ होला, सर्भिसको प्लानिङ गर्ने कुरा होला। दोस्रो कुरा चाहिँ त्यो प्लानिङका आधारमा प्रोडक्सन अफ सर्भिसेस होला, अनि प्रोडक्सनका आधारमा के हो त भन्दाखेरि त्यसको सर्भिस रिसिपियन्टहरूको आइडेन्टिफिकेसन र क्लासिफिकेसन होला, सेवा प्रदायकको पहिचान र वर्गीकरण होला, अनि सर्भिसको के अरे यो के भन्छ सप्लाई होला, होइन, स्टोरेज होला, कतिपय गुड्सको सन्दर्भमा, इभन सर्भिसेसको सन्दर्भमा स्टोरेज अफ सप्लाई होला, अनि त्यसपछि डेलिभरी होला, वितरण गर्ने कुरा होला, अनि त्यसपछि त्यसको वितरणको क्रममा क्वालिटी कन्ट्रोलको मोनिटरिङ गर्ने कुरा होला, र सर्भिस डेलिभरी भइसकेपछि इभ्यालुएसन गर्ने र फिडब्याकका आधारमा फेरि सर्भिस सिस्टममा रिफर्म गर्ने होला। यो चाहिँ के हो, प्रक्रिया भयो। त्यसैले माध्यम, विधि, प्रक्रिया भनेर यसरी छुट्याउनु पर्छ। अब एउटा क्वेसन लिन्छु कसैको छ भने। सर, यो कर्मचारी तन्त्र भन्नु र ब्युरोक्रेसी भन्नु र ब्युरोक्र्याटमा के फरक? जस्तो सार्वजनिक व्यवस्थापन कर्मचारी तन्त्रको भूमिका भन्नु र कर्मचारीको भूमिका भन्नुमा के फरक लेख्छ? भेरी डिफरेन्ट अथवा बिच डिफरेन्ट त। कर्मचारी तन्त्र को मिन्स कर्मचारी तन्त्रको एजेन्ट कर्मचारी हो होइन, त्यसैले एउटै हो कुरा चाहिँ। अब तपाईँले कर्मचारी तन्त्र भनेको सिस्टम हो, कर्मचारी भनेको त्यहाँभित्रको एक्टर हो, पात्र हो। अब त्यो ब्युरोक्राटको भूमिका भन्नु र कर्मचारी तन्त्रको भूमिका भन्नु उस्तै उस्तै हो। ब्युरोक्राटले के गर्छ त्यो कर्मचारी तन्त्रको हैसियतले गर्ने हो, त्यसैले यसमा झुकिनु त्यसमा धेरै उ गर्नु जरुरी हुँदैन। ल धन्यवाद भनौँ। ओके ल, भोलि एकचोटि तपाईँहरूले पढेको कुराहरू रिपिट गरेर आउनु होला। भोलि अर्को एउटा मेरो यो पेपरको सायद लास्ट होला क्लास, त्यो तपाईँहरूलाई गर्छु है त। ल सर, यो लोकल गभर्नेन्स र लोकल सेल्फ गभर्नेन्स बिचको केही भिन्नता छ कि? केही छैन, लोकल गभर्नेन्स चाहिँ सेल्फको स्ट्याटसमा हुनुपर्छ भन्ने हो। सेल्फ गभर्नेन्स भन्दाखेरि लोकल गभर्मेन्ट भनेको चाहिँ ए गभर्मेन्ट इन द स्ट्याटस अफ युजिङ थ्री काइन्ड अफ पावर लाइक ए नेसनल गभर्मेन्ट क्यान युज। त्यसैले सरकार भनेको चाहिँ विधायकी कार्यकारी न्यायिक अधिकारको प्रयोग गर्ने हैसियत भएको स्थानीय तहको शासकीय संयन्त्रलाई स्थानीय सरकार भनिन्छ, अहिले हामीले भन्छौँ लोकल गभर्मेन्ट। लोकल सेल्फ गभर्नेन्स भनेको चाहिँ के हो त भन्दाखेरि संविधानले नभइकन ऐनले दिएको अधिकारलाई प्रयोग गरेर सेल्फ डिसिजन मेकिङ, सेल्फ कन्ट्रोल र सेल्फ के भन्छ म्यानेजमेन्ट गर्ने हैसियत बोकेको स्वायत्त राजनीतिक इकाइ, निर्वाचित इकाइलाई चाहिँ लोकल सेल्फ गभर्नेन्स भनिन्छ। सारमा यी दुइटै के हुन्छ भन्दा केन्द्रको शक्ति स्थानीय तहले प्रयोग गर्नसँग सम्बन्धित छन्। लोकल सेल्फ गभर्नेन्स अलिकति एकात्मक प्रणालीको विकेन्द्रीकृत पद्धति हो। लोकल गभर्मेन्ट भनेको सङ्घीयताको विधायकी कार्यकारी र न्यायिक शक्ति समेत अभ्यास गर्न सक्ने गरी छुट्टै सरकारका रूपमा स्थापित इन्डिपेन्डेन्ट पोलिटिकल युनिट भएको अवस्था हो, त्यसैले अलिकति फरक चाहिँ छ। सर, यो सङ्गठित संस्थाको शासन भनेको के हो सर? यो मैले त्यो त पढाइसकेँ त होइन तपाईँ, ए यसमा होइन सेकेन्ड पेपरमा पढ्नु न त्यो। सङ्गठित संस्थाको भनेको त कर्पोरेटको गभर्नेन्स, के कर्पोरेसन कसरी बन्छ, कसरी सञ्चालन हुन्छ, होइन व्यवस्थापन हुन्छ भन्नेसँग सम्बन्धित चाहिँ संरचना, प्रक्रिया, विधि, पद्धति को समष्टिलाई चाहिँ कर्पोरेट गभर्नेन्स भनेर भन्छ। हाउ ए कर्पोरेसन इज इस्टाब्लिस्ड, हाउ इट इज अपरेसनलाइज्ड एन्ड हाउ इट इज म्यानेज्ड, द रुल्स, स्ट्रक्चर एन्ड प्रोसेसेस अर सिस्टम द्याट इस्टाब्लिसेस, म्यानेजेस एन्ड अपरेसनलाइज ए कर्पोरेसन इज कल्ड कर्पोरेस कर्पोरेट गभर्नेन्स। जसरी यो चाहिँ नेसनल गभर्नेन्समा चाहिँ सरकार कसरी बन्छ, सञ्चालन हुन्छ, शासन पद्धति गर्छ भन्ने कुराको नियम प्रणाली संरचना चाहिँ गभर्नेन्स हो टोटालिटीमा, भने एउटा कर्पोरेसन भित्रको त्यही कुरा चाहिँ कर्पोरेट गभर्नेन्स हो। अब त्यो बुझ्न कर्पोरेसन शासन र सङ्गठित संस्थाको शासन भनेको एउटै हो।